یہ احساس، یہ اذیت چند سیکنڈ سے زیادہ نہ تھی۔ جب اس کے حواس درست ہوئی تو اس نے دیکھا کہ اس سائے کا دور تک پتہ نہیں تھا، پھر وہ جگہ بھی تبدیل ہو چکی تھی۔ اس وقت وہ سخت زمین پر کھڑی تھی۔ زمین اگرچہ ناہموار تھی لیکن جا بجا چھوٹے بڑے پودے نظر آ رہے تھے۔ تھوڑے سے فاصلے پر اسے ایک جھونپڑا دکھائی دیا۔ اس جھونپڑی پر نظر پڑتے ہی اس کے دل کی دھڑکن تیز ہو گئی۔ یہ تو وہی خواب والی جھونپڑی تھی۔ وہ تیزی سے اس کی طرف لپکی۔ قریب ہوتی ہوئی جھونپڑی کی چھت پر اسے الو بیٹھا صاف دکھائی دے رہا تھا۔ جب وہ اور نزدیک ہوئی تو اسے جھونپڑی کے دروازے پر سانپ بھی دکھائی دینے لگا۔ وہ ابھی اندر سے نکلا تھا اور دروازے پر پھن اٹھائے اور کنڈلی مار کر بیٹھ گیا تھا۔ خواب کا پورا منظر اب حقیقت کا روپ دھار گیا تھا۔ سانپ نے اسے اپنے سامنے دیکھ کر ایک زوردار پھنکاری ماری۔ پھنکار مارتے ہی جھونپڑی کی چھت پر سے الو اڑ گیا۔ سانپ جھپٹ کر اس کی طرف بڑھا۔ وہ خوف زدہ ہو کر پلٹ کر بھاگنا ہی چاہتی تھی کہ جھونپڑی سے آواز آئی، ڈرو مت، آؤ جھونپڑی کے اندر آ جاؤ۔ خواب کا پورا منظر اب حقیقت کا روپ دھار گیا تھا۔ سانپ نے اسے اپنے سامنے دیکھ کر ایک زوردار پھنکار ماری۔ پھنکار مارتے ہی جھونپڑی کی چھت پر بیٹھا ہوا الو اڑ گیا۔ سانپ جھپٹ کر اس کی طرف بڑھا۔ وہ خوف زدہ ہو کر پلٹ کر بھاگنا ہی چاہتی تھی کہ جھونپڑی کے اندر سے آواز آئی، ڈرو مت، آؤ جھونپڑی کے اندر آؤ۔ وہ ڈرتی کیسے نہیں، وہ سانپ اس کی طرف تیزی سے بڑھ رہا تھا۔ وہ خوفزدہ ہو کر ابھی چند قدم ہی پیچھے ہٹی تھی کہ اس نے دیکھا کہ وہ سانپ اس کی طرف آنے کے بجائے دوسری طرف مڑ گیا اور گھوم کر جھونپڑی کے پیچھے غائب ہو گیا۔ اب جھونپڑی کی چھت پر کوئی چیز تھی اور نہ دروازے پر کچھ تھا۔ وہ کھڑی سوچ رہی تھی کہ کیا کرے، تبھی وہ آواز پھر آئی، ڈرو مت، آؤ جھونپڑی کے اندر آ جاؤ۔ یہ آواز سن کر وہ جھونپڑی کے چھوٹے سے دروازے کی طرف بڑھی۔ ابھی وہ دروازے میں داخل ہونے کے لیے جھکی ہی تھی کہ کسی نے اس کے کندھے پر ہاتھ رکھ کر اندر جانے سے روک دیا۔ اس نے پیچھے مڑ کر دیکھا تو کندھے پر ہاتھ رکھنے والے نے ہاتھ ہٹا لیا۔ نہ صرف ہاتھ ہٹا لیا بلکہ دو قدم پیچھے ہٹ کر بھی کھڑا ہو گیا۔ اس کے چہرے پر براہ راست سورج کی روشنی پڑ رہی تھی۔ اس کی سانولی رنگت چمک رہی تھی۔ وہ ڈھیلے ڈھیلے سیاہ لباس میں تھا، کندھوں پر جھولتے لمبے لمبے بال، کاندھوں میں چاندی کی بالیاں، لمبا چہرہ، اونچا لمبا قد، ایک ہاتھ میں موٹا سا کڑا اور انگلی میں چاندی کی پتھر لگی انگوٹھی، سیاہ چمکیلی آنکھیں۔ عجیب شخصیت تھی اس کی۔ اسے دیکھ کر خوف بھی محسوس ہوتا تھا اور اسے دیکھنے کو جی بھی چاہتا تھا۔ وہ دونوں ہاتھ باندھے پرشوق نگاہوں سے تانیا کو دیکھ رہا تھا۔ کون ہو تم؟ تانیا نے وضاحت طلب انداز میں پوچھا۔ میں کالا چراغ ہوں، وہ بولا تو اس کے سفید چمکدار دانت دکھائی دیے جو بہت بھلے محسوس ہوئے۔ اوہ اچھا، تو وہ آپ ہیں؟ تانیا کے لہجے میں شناسائی کی جھلک تھی۔ اب تک میں آپ کے بارے میں سنتی رہی تھی، آج دیکھ بھی لیا۔ میں اس صحرا میں تمہیں خوش آمدید کہتا ہوں، میں ایک عرصے سے تمہاری آمد کا منتظر تھا۔ آخر کیوں؟ تانیا نے پوچھا۔ یہی بتانے کے لیے میں نے اندر جانے سے روکا ہے، اس نے جواب دیا۔ اندر کون ہے؟ اندر ایک ایسا شخص موجود ہے جسے تمہاری مدد کی سخت ضرورت ہے۔ میں تو اندر جا رہی تھی، آپ ہی نے مجھے اندر جانے سے روک دیا ہے، تانیا نے تاسف بھرے لہجے میں کہا۔ تم اسے دیکھو گی تو تمہیں شدید تکلیف ہوگی، میں چاہتا ہوں کہ تم دیکھنے سے پہلے میری بات سن لو۔ اندر ہے کون؟ آخر کچھ پتا تو چلے۔ تمہارا بھائی محسن راؤ، اس نے بہت سادگی سے جواب دیا۔ اندر میرا بھائی ہے، وہ مجھے مدد کے لیے پکار رہا ہے اور آپ مجھے اندر جانے سے روک رہے ہیں، یہ کیا ظلم ہے؟ مجھے اندر جانے دیں، میں اپنے بھائی کو دیکھنا چاہتی ہوں، وہ بے چین ہو کر بولی۔ تمہارا بھائی اندر جس حالت میں ہے اسے دیکھ کر تمہیں دکھ ہوگا، کالے چراغ نے گمبھیر لہجے میں کہا۔ آپ مجھے اندر جانے دیں، تانیا نے ضد کی۔ تم اندر نہ جاؤ، میرے ساتھ چلو، वो जाने के लिए मुड़ा। वो किसी की कैद में है। कैद में? वो परेशान होकर बोली, किसने कैद किया है मेरे भाई को? बका ने, काले चिराग ने कैद करने वाले का नाम बताया। बका? ये किस किस्म का नाम है? कौन है ये बका? सब यहीं खड़े खड़े मालूम कर लोगी या मेरे साथ कहीं चलकर बैठोगी? मुझे कहाँ जाना होगा? मेरे साथ, मेरी बस्ती में, उसने झोंपड़ी के एक जानिब बढ़ते हुए कहा। तानिया का अगरचे जाने को जी तो नहीं चाह रहा था, वो अपने भाई का नाम सुनकर बेकल हो गई थी। वो झोंपड़ी में घुसकर अपने भाई को देख लेना चाहती थी। अपने भाई की खातिर ही तो उसने ये पुरसरार सफ़र इख्तियार किया था। लेकिन काले चिराग ने जिस अंदाज में गुफ्तगू की थी, उससे मामले की संगीनी का पता चलता था। लिहाजा उसने सोचा कि ज़िद करके मामले को बिगाड़ने से बेहतर है कि वो हालात को समझने की कोशिश करे। काला चिराग उसे कुछ बताना चाहता था तो क्यों ना उसकी बात सुन ली जाए, आगे जो होगा देखा जाएगा। वो उसके पीछे चल पड़ी। काला चिराग झोंपड़ी की पुश्त पर पहुंचकर झोंपड़ी से कुछ फासले पर जाकर रुक गया। खड़े होकर उसने अपने दोनों हाथ पैरों की तरह फैलाए। सूरज की तरफ उसकी पुश्त थी, जमीन पर उसका लंबा सा साया पड़ रहा था। हाथ फैलाकर उसने तानिया से मुखातिब होकर कहा, तरकश, मेरे साये में आ जाओ। तानिया जैसे ही उसके ज़मीन पर पड़ते साये में दाखिल हुई, उसे शदीद हिद्दत का एहसास हुआ, जैसे वो किसी भट्टी में झोंक दी गई हो। यह एहसास चंद सेकेंडों का था। जैसे ही उसके हवास बहाल हुए थे, उसने खुद को एक खंडर में पाया। जहां वो खड़ी थी वहां से सीढ़ियां शुरू हो रही थीं। ये सीढ़ियां नीचे उतर रही थीं। सीढ़ियों के आखिर में उसे एक दर सा नज़र आ रहा था। काला चिराग आहिस्ता आहिस्ता वो सीढ़ियां उतरता जा रहा था। चंद सीढ़ियां उतरने के बाद उसने पलट कर देखा, तानिया अभी ऊपर ही खड़ी थी। उसने हाथ का इशारा दिया और बोला, चलो। तानिया उसकी तकलीद में सीढ़ियां उतरने लगी। ये सीढ़ियां काफ़ी गहराई में नीचे तक चली गई थीं। सीढ़ियां इतनी चौड़ी थीं कि चार पाँच आदमी बैक वक्त उतर सकते थे। सीढ़ियों के दोनों तरफ पत्थरों की दीवारें थीं। जहाँ सीढ़ियाँ ख़त्म हो रही थीं, उसके सामने भी दीवार थी। सामने वाली दीवार के साथ एक चौड़ा दर दिखाई दे रहा था। काला चिराग उस दर में दाखिल होकर गायब हो चुका था। तानिया उससे 8-10 सीढ़ियाँ ऊपर थी। जब वो दर के सामने पहुँची तो काला चिराग उसका मुंतज़िर था। जब वो दर में दाखिल हो गई तो काला चिराग फिर चल पड़ा। दर में दाखिल होकर तानिया को ऐसे खुशगवार हैरत का एहसास हुआ। उसका ख्याल था कि वो दर में दाखिल होगी तो आगे घुप अंधेरा होगा और वो किसी गारनुमा चीज़ में दाखिल हो जाएगी, लेकिन ऐसा ना था। सामने देवड़ी थी। थोड़े से फासले पर एक मेहराबी दरवाज़ा था और दरवाजे के दोनों भारी पट खुले हुए थे। ये किसी महल का सा दरवाज़ा था। खुले दरवाजे में से उसे एक खूबसूरत फव्वारा और पसे मंजर में पत्थरों की इमारत नज़र आ रही थी और उसके सामने एक खूबसूरत बाग फैला हुआ था और बहुत गहरे नीले रंग का आसमां नज़र आ रहा था। जब तानिया दरवाजे से गुजरकर अंदर पहुंची, तो उसे एहसास हुआ कि वो बहुत बड़े मैदान में आ गई है। सामने एक बड़ी इमारत थी, उसके बाद दर ही दर थे। ये शायद घरों के दरवाजे थे। चारों तरफ उसी तरह के घर थे और दरमियान में एक बहुत खूबसूरत सरसब्ज बाग था। अभी तक उसे एक भी आदमी नज़र नहीं आया था। काला चिराग सामने वाली बड़ी इमारत की तरफ बढ़ रहा था। इतनी बड़ी जगह, इतनी खूबसूरत जगह और ऐसी वीरान, आदमी तो आदमी, यहाँ तो कोई परिंदा भी नहीं दिखाई दे रहा। तानिया ने चारों तरफ नज़रें दौड़ाते हुए पुरतजस्सुस लहजे में पूछा, देखना चाहती हो? हाँ, देखना चाहती हूँ। यहाँ कुछ है देखने को? बहुत कुछ है, काले चिराग ने मुस्कुराकर कहा। अपनी आंखें बंद करो ज़रा, ये कहकर उसने अपने हाथ का साया उसके सर पर डाला। तानिया ने उसकी हिदायत के मुताबिक आंखें बंद कीं तो उसके होश उड़ गए। उसने घबराकर फौरन आंखें खोल दीं। उसने बंद आंखों से एक होशरुबा मंजर देखा। चारों तरफ बड़ी बड़ी चमकादारें नज़र आईं। कुछ उड़ रही थीं और कुछ उल्टी लटक रही थीं। हल्की रोशनी थी। एक बहुत बड़ा गारनुमा हॉल सा था। आंखें खुली तो پھر وہی خوشگوار منظر تھا، چمکیلی دھوپ، خوبصورت سا باغ، چاروں طرف در ہی در اور بالکل سناٹا۔ یہ کیا تھا؟ تانیہ نے حیران ہو کر پوچھا۔ اپنی آنکھیں دوبارہ بند کرو، کالے چراغ نے اس کی بات کا جواب دینے کے بجائے ہدایت کی، اور اس مرتبہ اس نے اپنے ہاتھ کا سایہ اس کے سر پر نہ ڈالا۔ وہ بے حس و حرکت کھڑا رہا۔ تانیہ نے اس کی ہدایت کے مطابق ڈرتے ڈرتے دوبارہ آنکھیں بند کی تو اسے اندھیرے کے سوا کچھ نظر نہ آیا۔ اس نے فوراً آنکھیں کھول دیں اور بولی، اب تو کچھ نظر نہیں آیا، پھر دیکھنا چاہتی ہو؟ کالے چراغ نے مسکرا کر پوچھا۔ نہیں، تانیہ نے خوفزدہ ہو کر کہا۔ لیکن یہ کیا تھا؟ چلو میرے ساتھ، کالا چراغ آگے بڑھنے لگا۔ اور اس منظر کو فریب نظر سمجھ کر بھول جاؤ، آئندہ اس طرح کی فرمائش ذرا سوچ سمجھ کر کرنا۔ یہ ہماری بستی ہے، ہماری دنیا ہے، یہاں وہ ہوتا ہے جو وہاں نہیں ہوتا۔ پتہ نہیں وہ کیا کہہ رہا تھا، اسے کیا سمجھانا چاہتا تھا۔ تانیہ نے اسے الجھنا مناسب نہ سمجھا اور خاموشی سے اس کے پیچھے چلنے لگی۔ فوارے سے گزر کر وہ لوگ بڑی عمارت کے دروازے پر پہنچ گئے۔ یہ بڑے بڑے سرخ پتھروں کی عمارت تھی، بالکل سیاہ چمکیلا دروازہ تھا اور اس پر جا بجا پیتل کی میخیں لگی ہوئی تھیں۔ اسی بڑے دروازے میں ایک چھوٹا سا دروازہ تھا۔ کالے چراغ نے چھوٹے دروازے کو پیچھے دھکیلا تو وہ کھل گیا۔ وہ اس دروازے میں داخل ہو گیا اور تانیہ کو اپنے پیچھے آنے کا اشارہ کیا۔ وہ اس کے پیچھے پیچھے دروازے میں داخل ہو گئی۔ اس عمارت میں بھی سناٹا طاری تھا، ایک شخص بھی اسے نظر نہیں آیا تھا، لیکن اب اس میں کوئی سوال کرنے کی ہمت نہیں تھی۔ جانے جواب میں چراغ اسے کیا دکھا دے۔ وہ خاموشی سے اس کی تقلید کرتی رہی، یہاں تک کہ وہ ایک کمرے میں داخل ہو گئی۔ ایسے کمرے اس نے تاریخی ڈراموں میں دیکھے تھے۔ ایسا کمرہ کسی بادشاہ یا ملکہ کا ہوتا تھا، اونچی اونچی مسندیں، سرسراتے ہوئے بڑے بڑے پردے، جھاڑ فانوس، حسین قالین۔ کمرے میں داخل ہو کر کالے چراغ نے اسے ایک مرسا کرسی پر بیٹھنے کا اشارہ کیا اور خود بھی وہ دوسری کرسی پر بیٹھ گیا۔ تم نے اونٹنی پر ایک تھکا دینے والا سفر طے کیا ہے، کچھ دیر آرام کر لو، میں تمہارے ناشتے کا بندوبست کرتا ہوں۔ یہ کہہ کر وہ اٹھ گیا اور اس کا جواب سنے بغیر کمرے کے اندرونی دروازے سے باہر چلا گیا۔ وہ واقعی بہت تھک گئی تھی، اس کا انگ انگ دکھ رہا تھا، بھوک سے زیادہ اسے نیند ستا رہی تھی۔ وہ کرسی سے اٹھ کر ایک کونے میں پڑے بڑے سے چھپرکٹ کی طرف بڑھی اور جب اس پر لیٹی تو ایسا لگا جیسے گلاب کی پتیوں پر لیٹ گئی ہو، اس قدر نرم و ملائم بستر تھا، اس کی تکیے مہک رہے تھے۔ بستر پر لیٹتے ہی اس کی آنکھیں بند ہونے لگیں۔ وہ سونا نہیں چاہتی تھی کیونکہ کالا چراغ ناشتے کا بندوبست کرنے گیا تھا، وہ آتا ہی ہوگا، لیکن نیند نے اسے مزید کچھ سوچنے کی مہلت نہ دی اور اسے اپنی آغوش میں لے لیا۔ کالا چراغ جب ناشتے کی کشتی لے کر آیا تب تک تانیہ گہری نیند سو چکی تھی۔ کالے چراغ نے مانی خیز مسکراہٹ کے ساتھ سوئی ہوئی تانیہ کو دیکھا، کشتی میز پر رکھی اور خاموشی سے دروازہ کھول کر باہر نکل گیا۔ تانیہ بہت تھکی ہوئی تھی، وہ سہ پہر تک سوتی رہی۔ پھر جب اس کی آنکھ کھلی تو اس نے اپنے آپ کو ایک غیر مانوس سے کمرے میں پایا۔ اس کی نظر سب سے پہلے چھت پر لٹکے بڑے سے فانوس پر پڑی، پھر اس نے چھپر کھٹ کو دیکھا۔ حواس بحال ہوئے تو اسے یاد آ گیا کہ وہ کہاں ہے۔ اسے سوتے ہوئے شاید بہت دیر ہو چکی تھی۔ وہ ہڑبڑا کر اٹھی۔ سامنے میز پر کئی کشتیاں رکھی تھیں۔ وہ میز کے نزدیک گئی تو اس نے دیکھا کہ ایک کشتی میں ناشتے کا سامان ہے، دوسری کشتی میں کھانا ہے، دوسری کشتی میں کھانا ہے، تیسری میں کچھ پھل ہیں، ایک کشتی میں پانی اور گلاس رکھے ہیں۔ تب اسے احساس ہوا کہ ناشتے اور دوپہر کے کھانے کا وقت گزر چکا ہے۔ سونے سے اس کے اعصاب پرسکون ہو گئے تھے۔ اب وہ چاہ رہی تھی کہ باتھ روم میں جا کر نہا دھو لے اور کپڑے تبدیل کر لے۔ اس نے اپنے بیگ سے کپڑے نکالے اور کمرے میں چاروں طرف نظریں دوڑانے لگی کہ واش روم کس طرف ہے۔ ابھی وہ اندازہ ہی لگا رہی تھی کہ دروازہ کھلا اور کالا چراغ اندر داخل ہوا۔ وہ اسے کھڑا ہوا دیکھ کر مسکرا دیا اور بولا، कहां जाना चाहती हो? जरा मुंह हाथ धोकर ताजा होना चाहती हूं। वो सामने चली जाओ, पर्दा हटाओगी तो दरवाजा नजर आ जाएगा। काले चिराग ने एक तरफ इशारा किया। उसके इशारे के मुताबिक जब उसने पर्दा हटाया तो वहां वाकई एक दरवाजा मौजूद था। वो दरवाजा खोलकर अंदर दाखिल हो गई। अंदर दाखिल होकर जब उसने दरवाजा बंद किया तो उसकी आंखें हैरत से भर गईं। हर तरफ वो ही वो नजर आ रही थी, दाएं बाएं, सामने पीछे, छत पर, फर्श पर, वो कहां नहीं थी। वो नजर कैसे नहीं आती? हर तरफ आईने लगे हुए थे, छत और फर्श पर भी आईने थे, हत्ता के दरवाजे की पुश्त पर भी आईना था। दरवाजा बंद होने के बाद शीशे की दीवार में गुम हो गया था। ये एक बहुत खूबसूरत हमाम था। फर्श पर एक हाउस था जिसकी लंबाई 6 फुट और चौड़ाई 4 फुट रही होगी। उसकी गहराई भी 4 से 6 फुट थी। उस हाउस की सतह नीले रंग की थी, इसलिए हाउस और उसका पानी साफ नजर आ रहा था। आइनों की वजह से इतने अक्स दिखाई दे रहे थे कि कुछ पता नहीं चल रहा था कि कौन सी चीज किस जगह है। जब वो उस आईनादार हमाम से नहाकर बाहर निकली तो बिल्कुल फ्रेश हो चुकी थी। काला चिराग कमरे में मौजूद था। तानिया इस वक्त उस तरोताज़ा गुलाब की मानिंद लग रही थी जिस पर शबनम के कतरे पड़े हुए हों। उसका हुस्न मबहूत करने वाला था। काला चिराग उसे बहुत दिलचस्पी से देख रहा था। तानिया ने अपने खुले बालों में तौलिया लपेटा हुआ था। वो उसकी पुरशौक निगाहों को नज़रअंदाज करते हुए कुर्सी पर बैठ गई और मेज़ पर रखी हुई चीज़ों को देखने लगी। अब उसे शिद्दत से भूख लग रही थी। अब तुम क्या खाओगी? काला चिराग उठकर मेज़ की तरफ बढ़ा। नाश्ते और दोपहर के खाने का वक्त तो निकल चुका है, अब तो शाम की चाय का वक्त है। मेज़ पर इतना कुछ मौजूद है, कुछ भी खा लूँगी, आप फिक्रमंद ना हो। खाना लाए हुए भी कई घंटे हो गए, देख लो ठंडा तो नहीं हो गया। कोई बात नहीं, जैसा भी है मैं खा लूँगी। ये कहते हुए उसने डोंगे का ढक्कन हटाया तो खाने से भाप उठ रही थी। वो खुश होकर बोली, अरे ये तो बिल्कुल गर्म है, क्या आप दोबारा लाए हैं? नहीं तो, दोपहर ही कुलाया था, काले चिराग ने मासूमियत से कहा। तानिया ने अपने मतलब का खाना तश्तरी में निकाला और खाने लगी। खाना बहुत मज़ेदार था। उसे फौरन दर्दाना याद आ गई। उसके पकाए हुए खाने भी बहुत मज़ेदार होते थे। खाने से फारिग होकर उसने चाय पी। ये चाय तो सुबह की थी लेकिन अभी तक इस कदर गर्म और ताज़ा थी जैसे अभी दम दी गई हो। तानिया ने काले चिराग को चाय की पेशकश की लेकिन उसने ये कहकर इनकार कर दिया, मैं चाय नहीं पीता। खाने पीने से फारिग होने के बाद काले चिराग ने बर्तन उठाए। तानिया ने चाहा भी कि वो उसे कहे, बर्तन मैं रख आती हूँ, लेकिन वो ये बात कह ना सकी। काले चिराग ने सारे बर्तन एक साथ उठाए और दरवाजे से बाहर निकल गया। उसकी गैर मौजूदगी से फ़ायदा उठाकर तानिया ने अपने सर से तौलिया खोला और अपने बाल सुलझाने लगी। फिर उसने अपने बाल बांधे और आराम से एक कुर्सी पर बैठ गई। ये कैसा तिलिस्म था, ये कैसी होशरबा दास्तान थी। वो कहाँ से कहाँ पहुँच गई थी। वो घर से अपने भाई मोहसिन राव की तलाश का अज़म लेकर निकली थी। एक ही रात में वो अपने भाई के नज़दीक पहुँच गई थी। वो झोंपड़ी में घुसकर उसे देखना चाहती थी लेकिन काला चिराग वहाँ जालिम समाज बनकर पहुँच गया था, उसे मिलने से रोक दिया था। जाने उसने ऐसा क्यों किया था, वो उससे कोई बात करना चाहता था, शायद मोहसिन भाई के बारे में कुछ बताना चाहता था। अभी तक तो उसने कुछ बताया ही ना था। फिर उसे अपने इस ख्याल पर खुद ही हंसी आ गई, वो बेचारा किस वक्त बात करता, दिन भर तो वो सोती रही थी। उस वक्त वो बिल्कुल चाको चौबंद थी, जहन पुरसकून था। अब वो वापस आए तो उससे पूछेगी कि क्या मामला हुआ है, उसका भाई झोंपड़ी में क्यों है, वहाँ ऐसी किस हालत में है कि उसे एक नज़र देखने भी नहीं दिया गया। वो कुछ देर उसका इंतज़ार करती रही लेकिन वो वापस पलट कर नहीं आया। वो उठी, उसने सोचा बाहर निकल कर देखे। बाहर बहुत खूबसूरत बाग था, शाम का वक्त है, ज़रा वहाँ जाकर टहले। उसने दरवाज़ा खोलकर बाहर निकलने की कोशिश की लेकिन दरवाज़ा ना खुला, शायद बाहर से बंद था। پھر وہ اندرونی دروازے کی طرف بڑھی جس سے کالا چراغ اندر آیا تھا اور پھر واپس نہ پلٹا تھا۔ یہ دروازہ بھی بند تھا۔ یہ دروازے بند کیوں ہیں؟ کیا اسے قید کر دیا گیا ہے؟ اس تصور پر وہ ہسی۔ وہ کوئی شہزادی تو نہیں تھی جسے کوئی جن یا دیو اپنے محل میں قید کر لے۔ یہ ٹھیک ہے کہ وہ شہزادی نہیں ہے، لیکن یہ بھی ٹھیک ہے کہ وہ کسی شہزادی سے کم نہیں۔ اس کا حسن کوہ قاف کی پریوں کو بھی مات دینے والا تھا۔ پھر کالا چراغ جن نہ سہی، لیکن جن جیسی چیز ضرور تھا۔ عجیب شخصیت تھی اس کی، کہیں وہ اس کو بند کر کے تو نہیں نکل گیا۔ پھر اس نے پردہ ہٹا کر ایک دریچے سے جھانکا۔ یہ عمارت کا پچھلا حصہ تھا۔ اونچے درخت اور درمیان میں گھاس بچھی ہوئی تھی۔ گھاس کے ساتھ کناروں پر پھولوں کی کیاریاں تھیں، اور کچھ فاصلے سے ایک درخت کے بعد دوسرا درخت تھا۔ یہاں بھی اسے کوئی جاندار نظر نہ آیا، نہ انسان نہ چرند پرند۔ دور تک بالکل سناٹا تھا۔ ایک عجب طرح کی خاموشی تھی، جیسے چند لمحوں بعد ہی کوئی بم پھٹ جائے گا۔ وہ اس کمرے میں کالا چراغ کے انتظار میں یوں ہی گھومتی بیٹھتی اور ٹہلتی رہی، مگر وہ نہ آیا، یہاں تک کہ شام گہری ہونے لگی۔ سورج ڈوبنے سے کچھ دیر پہلے اچانک کمرے کا دروازہ کھلا اور کالا چراغ چہرے پر گہری اداسی لیے اندر داخل ہوا۔ اس کے ہاتھ میں بڑی کشتی تھی جس میں کھانا رکھا ہوا تھا۔ کشتی اس نے میز پر رکھ دی۔ تانیا کھانا دیکھ کر پریشان ہو گئی۔ اتنی جلدی کھانا؟ تم کھانا دیکھ کر پریشان مت ہو، جب تمہارا جی چاہے کھا لینا، یہ اسی طرح گرم رہے گا جیسا اب ہے۔ کھانا میں اس لیے وقت پر لایا ہوں کہ میں اندھیرا ہونے سے پہلے یہاں سے چلا جاؤں گا، پھر میں صبح آؤں گا۔ جانا میری مجبوری ہے، تم بے فکر رہو، کھاؤ پیو اور آرام کرو۔ صبح میں آؤں گا تو تمہارے بھائی سے متعلق ہر سوال کا جواب دوں گا۔ میں تمہیں اس کی زندگی کی کہانی سناؤں گا۔ اچھا اب میں چلتا ہوں، بس تم ایک بات کا خیال رکھنا، اس کمرے سے باہر نکلنے کی کوشش مت کرنا، پردے ہٹا کر باہر جھانکنا بھی مت۔ ہو سکتا ہے تمہیں کوئی ایسا منظر نظر آ جائے جو تمہارے ہوش و حواس گم کر دے۔ باہر سے سنائی دینے والی آوازوں پر بھی دھیان مت دینا۔ اب یہ بتاؤ، کمرے میں شمع روشن کروں یا فانوس؟ میں فانوس روشن کیے دیتا ہوں، شمع کی روشنی ہلکی رہتی ہے۔ یہ کہہ کر اس نے انگلی کا اشارہ کیا اور کمرے میں لٹکے تینوں فانوس تیزی سے جل اٹھے۔ کمرہ اچھا خاصا روشن ہو گیا۔ آپ صبح کتنے بجے آ جائیں گے؟ تانیا نے فکر مند ہو کر پوچھا۔ سورج کی پہلی کرن کے ساتھ میں حاضر ہو جاؤں گا، کالے چراغ نے بتایا۔ میں اپنے بھائی کے بارے میں جلد از جلد سب کچھ جاننا چاہتی ہوں، وہ بے چین ہو کر بولی۔ بس ایک رات کا انتظار اور صبح میں سب کچھ بتا دوں گا۔ بتا تو میں آج بھی دیتا، مگر میں جب بھی آیا تمہیں سوتا ہوا پایا، کالے چراغ نے وضاحت کی۔ آپ مجھے اٹھا دیتے، تانیا نے کہا۔ تم بہت گہری نیند میں تھی، جینا چاہا کہ تمہیں اٹھاؤں۔ اچھا میں چلتا ہوں، صبح ملاقات ہوگی، کھانا کھا لینا اور جو ہدایت کی ہے اس پر عمل کرنا۔ دیکھو پھر سمجھاتا ہوں، باہر مت جھانکنا اور نہ ہی باہر کی آوازوں پر دھیان دینا۔ چلو دروازہ اندر سے بند کر لو، اگر دروازے پر دستک ہو تو ہرگز مت کھولنا، دستک دینے والا میں نہیں ہوں گا، یہ بات اچھی طرح ذہن نشین کر لو، ٹھیک ہے؟ یہ کہہ کر اس نے کمرے کا اندرونی دروازہ کھولا اور باہر نکل گیا۔ تانیا نے اس کے جاتے ہی دروازہ اندر سے بند کر لیا۔ وہ دروازہ بھی بند کر لیا جو باہر کی طرف کھلتا تھا۔ پردے اچھی طرح گرا لیے، کالا چراغ اسے اچھا خاصا ڈرا گیا تھا۔ رات 11 بجے کے قریب اسے بھوک محسوس ہوئی۔ وہ میز کے نزدیک کرسی گھسیٹ کر بیٹھ گئی۔ کھانا ابھی تک گرم تھا، بالکل اسی طرح جیسے ہاٹ پاٹ میں رکھا ہوا ہو، اور کھانا بہت مزیدار تھا۔ اس نے سیر ہو کر کھایا اور پھر کمرے میں چہل قدمی کرنے لگی۔ وہ 12 بجے تک ٹہلتی رہی۔ ٹہلتے ٹہلتے اچانک اسے ڈائری کا خیال آیا۔ وہ گھر سے ڈائری لے کر چلی تھی۔ اس نے اپنے بیگ سے ڈائری نکال لی اور مرسا کرسی پر بیٹھ کر ایک ایک ورق الٹنے لگی۔ وہ ایک ایک صفحہ الٹتی جاتی اور اپنے بھائی کے بارے میں سوچتی جاتی، لیکن کچھ نہ ہوا۔ कोई तहरीर न दिखाई दी। मायूस होकर उसने डायरी बैग में डाल दी और फिर बिस्तर पर लेट गई। खाना उसने खूब सैर होकर खाया था, करने को कुछ नहीं था, सोचने को बहुत कुछ था। सोचते सोचते उसकी आंखों में नींद उतरने लगी। अभी वो अच्छी तरह सो भी ना पाई थी कि घबराकर उठ बैठी। उसकी समझ में ना आया कि उसने ख्वाब देखा है या वो सब कुछ उसने जागते में देखा है। उसने देखा कि वो किसी खंडर में पत्थर पर लेटी है, चांद पूरे शबाब पर है और हर तरफ चमगादड़ें उड़ रही हैं, बड़ी बड़ी चमगादड़ें। एक दो चमगादड़ें उसकी तरफ भी लपकी, तभी उसकी आंख खुल गई। यह कैसा भयानक ख्वाब था! यह ऐसा भयानक ख्वाब था कि वो जब भी सोने लगती यह ख्वाब उसे नजर आने लगता। आंखें खोलती तो बाहर से अजीब अजीब आवाजें आने लगती। कभी कुत्ते भौंक रहे होते, कभी बिल्लियां लड़ रही होती, कभी उल्लू बोल रहे होते, कभी गीदड़ की आवाज़ सुनाई देती। ये आवाज़ें कभी हल्की हो जाती और कभी तेज़ हो जाती। उसे ऐसा लग रहा था जैसे बाहर डेक पर कोई साउंड ट्रैक सुनाया जा रहा हो। एक मुसीबत थी, वो सोती तो भयानक ख्वाब उसकी आंखों में उतर आता और जाग जाती तो बाहर की डरावनी आवाज़ें सुनाई देने लगती। बस इसी तरह आंखों में रात कट गई। सुबह हुई तो उसे नींद ने आदबोचा। उस वक्त वो गहरी नींद में थी जब कोई दरवाजे पर मुसलसल दस्तक दे रहा था। दस्तक की आवाज़ पर बमुश्किल आंख खुली। उसने कलाई पर बंधी अपनी घड़ी पर नज़र डाली, 7 बज रहे थे। वो फौरन उठकर खड़ी हो गई। दरवाजे पर यकीनन काला चिराग होगा। दरवाजे पर काला चिराग ही था। वो दिन निकलते ही अपने वादे के मुताबिक उसके कमरे में आ गया था। तानिया की आंखें नींद से बोझल हो रही थीं। आंखों में लाल लाल डोरे पड़े हुए थे जो उसकी आंखों को बेहद पुरकशिश बना रहे थे। खूबसूरत नशीली आंखें। वो उन आंखों को बगौर देखने लगा। उसकी निगाहों की ताब ना लाकर तानिया ने जमाई ली और बोली, रात मैं 1 मिनट नहीं सो सकी। जानवरों की आवाज़ों से डरती रहीं, काले चिराग ने पूछा। जानवरों की आवाज़ों से इतना डर नहीं लगा जितना चमगादड़ों से। क्या मतलब? वो एकदम चौंक गया। मुझे जब भी नींद आती एक भयानक ख्वाब देखने लगती, जैसे मैं किसी खंडर में पत्थर पर लेटी हूं और बड़ी बड़ी चमगादड़ें इधर उधर उड़ती फिर रही हैं और एक दो चमगादड़ें मेरी तरफ लपकती महसूस होती, तानिया ने बताया। ओह, काले चिराग ने अपना सर पकड़ लिया। असल में गलती मुझसे हो गई, मुझे इस बात का ख्याल ही न रहा। कैसी गलती, किस बात का ख्याल? तानिया उसकी बात समझ न सकी। बस हो गई एक गलती, काले चिराग ने बात को टालते हुए कहा। आज की रात तुम्हें वो ख्वाब हरगिज़ नहीं दिखाई देगा। चलें ठीक हैं, तानिया ने बहस में उलझना मुनासिब न समझा। अब तुम जाकर मुंह हाथ धो लो, मैं तुम्हारे लिए नाश्ता लेकर आता हूँ, फिर इत्मीनान से बैठ कर बात करेंगे। यह कहकर काला चिराग उठ गया और अंदरूनी दरवाजे से बाहर निकल गया। उसके जाने के बाद तानिया ने पर्दा हिटाकर बाहर झांका। सब कुछ वैसा ही था। वो अंदर हमाम में दाखिल हो गई। उसने इत्मीनान से मुंह हाथ धोया और बाहर आ गई। अभी वो कुर्सी पर बैठी ही थी कि काला चिराग कश्ती उठाए अंदर दाखिल हुआ। उसने कश्ती मेज पर रखी, नाश्ते के लवाजिमात से भरी हुई थी। मुझे बड़ी शर्मिंदगी होती है कि आप मेरे लिए ट्रे उठाकर लाते हैं। क्या इस महलनुमा इमारत में एक भी मुलाजिम नहीं है? तानिया ने पूछा। यहाँ बहुत लोग हैं लेकिन ऐसा कोई नहीं जो ये काम कर सके। तुम्हें शर्मिंदा होने की कोई ज़रूरत नहीं है, नाश्ता कर लो। काले चिराग ने गोलमोल सा जवाब दिया। आप समझ में न आने वाली बातें बहुत करते हैं। क्या आपको दूसरे को उलझाकर बहुत मज़ा आता है? मैं किसी को क्या उलझाऊं, मैं खुद एक तवील अरसे से उलझा हुआ हूं। आपको किसने उलझाया है? तानिया ने टोस्ट पर मक्खन लगाते हुए पूछा। बक्का ने। ये बक्का आखिर क्या बला है? आपने कल भी उसका जिक्र किया था। उसे बला ना कहो, मैं उस पर मरता हूं। मरता हूं? तानिया जरा संभल कर बैठ गई। हां मरता हूं, मगर अफसोस वो किसी और पर मरती है। किस पर? तुम्हारे भाई मोहसिन राव पर। यह कैसा मरना है कि वो उन पर मरती भी है और उन्हें कैद भी कर रखा है। यही तो अलमिया है और यही सब कुछ बताने के लिए मैं तुम्हें यहां लाया हूं। तो फिर बताइए, मैं सुनने के लिए बेताब हूं। तुम अपने भाई मोहसिन राव के बारे में कितना जानती हो? इतना जानती हूं कि मेरे भाई मोहसिन राव को जब वो 12, 13 या 14 साल के थे तो मेरे चचा राव अहमद अली ने शिकार खेलते हुए उन्हें अगवा करवा लिया था और उन्हें जान से मरवा दिया था। मेरे वालिद को कत्ल करने से पहले राव अहमद अली ने यही बताया था कि वो मोहसिन राव को कत्ल करवा चुका है, लेकिन मेरा भाई तो आज तक जिंदा है। इसका मतलब यह है कि राव अहमद अली को कोई गलतफहमी हुई है। नहीं, गलतफहमी नहीं हुई। उसे उसके लोगों ने यही बताया है कि वो उसके हुक्म के मुताबिक कत्ल कर आए हैं। उसके लोगों ने मोहसिन राव की लाश के टुकड़े देखे थे। मेरे भाई की लाश के टुकड़े? तानिया ने घबरा कर पूछा। हाँ, तुम्हारे भाई की लाश के टुकड़े जो एक एक करके उन लोगों के सामने गिरे। फिर मेरा भाई जिंदा कैसा है? तानिया फिक्रमंद हो गई। क्या उस झोंपड़ी में मेरे भाई के अलावा कोई और है? उस झोंपड़ी में तुम्हारा अपना सगा भाई मोहसिन राव है। ठहरो, मैं तुम्हें शुरू से बताता हूं। काले चिराग ने गहरा सांस लेकर कहा, तुम्हारा भाई लाहौर के एक बहुत अच्छे स्कूल में तालीम हासिल कर रहा था। उस वक्त वो 8वीं या 9वीं क्लास में था। वो एक जहीन और तेज तर्रार लड़का था। छोटी सी उम्र में उसने बहुत कुछ सीख लिया था। गांव की जिंदगी से उसे इश्क था। शिकार का उसे जुनून की हद तक शौक था। उसका निशाना बहुत अच्छा था। उसके पास इटली की बनी हुई एक दोनाली बंदूक थी। उस बंदूक की लाइसेंस तो तुम्हारे वालिद के नाम था, लेकिन ज्यादातर इस्तेमाल मोहसिन राव करता था। ये बंदूक सावनपुर की हवेली में ही रहती थी। राव अहमद अली का छोटा बेटा इकबाल राव अगरचे उससे उम्र में बड़ा था, लेकिन उसकी दोस्ती उससे ज्यादा थी। वो दोनों सावनपुर में हर जगह साथ साथ रहते थे। इस मर्तबा मोहसिन राव सावनपुर आया तो राव अहमद अली ने उसके लिए जाल बुन रखा था। मोहसिन राव उसके लिए खतरा बनता जा रहा था। बेचारे बाप ने तो अपने भाई से कभी हिसाब ना मांगा था, लेकिन बेटा हिसाब मांगने लगा था। राव अहमद अली ने सोच लिया था कि मोहसिन राव का इस मर्तबा मुस्तकिल हिसाब साफ कर देगा। वो जब भी सावनपुर आता तो उसके साथ दो मुहाफिज आते थे। उन मुहाफिजों की मौजूदगी में कोई खेल खेलना आसान ना था, लिहाजा उसने मोहसिन राव के लिए जंगल में फंदा तैयार करवाया। शिकार का तो उसे शौक था ही। इकबाल राव ने जब उसे ये इतला दी कि इस मर्तबा जंगल में कुछ हिरन देखे गए हैं, तो ये सुनकर मोहसिन राव दीवाना हो गया। उसने अब तक तीतर का शिकार किया था, बड़े जानवर का शिकार ना किया था। उसने दूसरे ही दिन शिकार का प्रोग्राम बना लिया। सुबह सवेरे ही इकबाल राव और वो चंद मुलाजिमों के साथ शिकार पर जाने के लिए तैयार हो गए। इस काम के लिए दो जीपें मुंतखब कर ली गई थीं। सब लोग बैठ चुके थे। मोहसिन राव के मुहाफिजों का इंतज़ार था। फिर किसी ने आकर बताया कि वो दोनों गहरी नींद सो रहे हैं, उठाए नहीं उठ रहे। दूसरे मुलाजिम ने बताया कि वो जी रात भर ताश खेलते रहे हैं, सुबह तड़के सोए हैं। असल में रात को उन दोनों को गर्म दूध में अफ्यून डालकर दे दी गई थी। नतीजे में वो इस कदर गफलत की नींद सोए पड़े थे। मोहसिन राव को जंगल में उनकी ज़रूरत भी ना थी। वो दोनों पर लानत भेजकर शिकार पर निकल गया। इकबाल राव अपने बाप के साथ उस साजिश में शरीक था। वो मोहसिन राव को उन्हीं रास्तों पर ले गया जहां राव अहमद अली के आदमी डाकू के भेस में छुपे हुए थे। जैसे ही वो दोनों उनकी पहुंच में आए तो डाकू घोड़े दौड़ाते हुए बाहर निकल आए और एक डाकू ने उसे उठाकर घोड़े पर लाद दिया और खुद भी सवार हो गया। फिर वो चारों डाकू मोहसिन राव को ले उड़े। इस तरह ये अगवा का खेल मुकम्मल हुआ। बाद में यही खबर लेकर आफताब राव लाहौर पहुंचा, जिसे सुनकर तुम्हारे वालिद दीवाने हो गए थे। जंगल में काफ़ी अंदर जाने के बाद वो चारों डाकू एक जगह ठहर गए। एक डाकू ने मोहसिन राव को घोड़े से उतारा और सामने एक दरख्त के तने से बांध दिया। मोहसिन राव की सिट्टी गुम थी। उसको मामले की संगीन का एहसास हो चुका था। अब वो पछता रहा था कि उसने अपने बाप के कहे पर अमल ना करके कितनी गलती की है। राव शमशाद अली ने उसे हिदायत की थी कि बगैर मुहाफिजों के कहीं ना जाना। اگر شکار پر اس کے ساتھ اپنے محافظ ہوتے تو اتنی آسانی سے اس کا اغوا ممکن نہ تھا۔ خیر اب جو ہونا تھا وہ ہو چکا تھا، یا شاید ابھی نہیں ہوا تھا، ہونے والا تھا۔ اسے درخت سے باندھ کر شاید وہ اسے شوٹ کرنا چاہتے تھے۔ تم لوگ کون ہو، کیا چاہتے ہو؟ محسن راؤ نے گھبرا کر پوچھا۔ ہم لوگ تمہاری موت ہیں، تمہیں یہاں قتل کرنے کے لیے لائے ہیں، ان میں سے ایک نے کہا۔ میں نے تمہارا کیا بگڑا ہے؟ کیوں تم لوگ مجھے قتل کرنا چاہتے ہو؟ دیکھو کیا ایسا نہیں ہو سکتا کہ تم میری جان بخش دو اور اس کے عوض تم جتنی رقم کہو گے اپنے بابا سے دلوا دوں گا۔ رقم تو ہم لے چکے ہیں، اس میں سے ایک ڈاکو بولا، اور یہ رقم ہم نے تمہاری جان لینے کے لیے لی ہے۔ ہم اپنے کیے ہوئے سودے سے کبھی نہیں پھرتے، اب یہ تمہاری قسمت کہ جان لینے کا سودا پہلے ہو گیا ہے۔ وہ چار تھے، چاروں کے چہرے پر ڈھانٹے بندے ہوئے تھے۔ ان میں سے دو اس حق میں تھے کہ حسن راؤ کو فوراً گولیوں سے چھلنی کر دیا جائے، ایک کا خیال تھا کہ مارنے کے بجائے اسے یوں ہی بندا ہوا چھوڑ دیا جائے، اس ویران جنگل میں اس کی موت خود بخود ہو جائے گی۔ چوتھا ڈھاواں ڈول تھا، کبھی وہ سوچتا کہ اسے فوراً مار دیا جائے، کبھی اسے اس کے بچے ہونے پر رحم آ جاتا اور وہ اپنی اس ساتھی کے ہمنواں بن جاتا جس کا خیال تھا کہ اسے بندا ہوا چھوڑ کر چلا جائے۔ ابھی وہ چاروں اس مسئلے پر مشاورت کر رہے تھے کہ محسن راؤ زور سے بولا، بات سنو۔ وہ چاروں دور کھڑے تھے، اس کی آواز سن کر ایک اس کے نزدیک چلا گیا۔ ہاں بولو۔ اب جبکہ تم نے مجھے قتل کیا ہی چاہتے ہو، کیا تم مرنے والے سے اس کی آخری خواہش نہیں پوچھو گے؟ ہاں ہاں کیوں نہیں پوچھیں گے، بتاؤ تمہاری آخری خواہش کیا ہے؟ میں اس شخص کا نام جاننا چاہتا ہوں جس نے تمہیں اس کام پر لگایا ہے، محسن راؤ نے پوچھا۔ ٹھیک ہے، میں بتائے دیتا ہوں اس کا نام، وہ خوش اخلاقی کا مظاہرہ کرتے ہوئے بولا، اس کا نام راؤ احمد علی ہے۔ اوہ میرا چچا، محسن راؤ ٹھنڈی سانس لے کر رہ گیا۔ اے اللہ تو انصاف کرنے والا ہے۔ وہ محسن راؤ کی بات سن کر مسکراتا ہوا اپنے ساتھیوں کے نزدیک آ گیا۔ کیا پوچھتا تھا؟ ایک نے سوال کیا۔ قاتل کا نام پوچھ رہا تھا، اس نے بتایا۔ کیا تم نے بتا دیا؟ ہاں میں نے بتا دیا، یہ اس کی آخری خواہش تھی جو میں نے پوری کر دی۔ چلو اب اس کی آخری خواہش بھی پوری کر دی جائے، اب پھانسی کی تیاری کرو۔ پہلی گولی کون چلائے گا؟ میں چلاؤں گا، پہلا بولا۔ اور دوسری گولی کون چلائے گا؟ دوسری میں چلاؤں گا، دوسرا بولا۔ اور تیسری؟ پہلے نے پوچھا۔ یار دو گولیاں بہت ہیں، کیوں اپنی گولی ضائع کرتے ہو؟ تیسرے نے رائے دی۔ تم کیا کہتے ہو؟ یار اس لڑکے پر مجھ سے گولی نہیں چلائی جائے گی، چوتھے نے صاف جواب دیا۔ یہ چوتھا وہ تھا جو اسے مارنے کے بجائے بندہ ہوا چھوڑ کر چلے جانے کے حق میں تھا۔ اوئے ہٹو بزدلوں، پہلے نے تیسرے اور چوتھے شخص کو اپنے سامنے سے ہٹایا، اپنے کندھے سے بندوق اتاری، نال کھول کر کارتوس چیک کیا، کارتوس موجود تھا۔ نال بن کر کے اس نے گھوڑا چڑھایا اور بندوق سیدھی کر کے اس نے محسن راؤ کے دل کا نشانہ بنا لیا اور بولا، پہلی گولی میں چلاتا ہوں اور یہ آخری بھی ہوگی، اس گولی میں اس کا کام تمام ہو جائے گا۔ نشانہ لے کر ابھی اس نے ٹریگر پر انگلی دھری ہی تھی اور وہ اسے دبانا ہی چاہتا تھا کہ کسی نے ایک دم چیخ کر کہا، گولی مت چلانا۔ چاروں نے ایک ساتھ پیچھے مڑ کر دیکھا اور دیکھتے ہی رہ گئے۔ آنے والا عجیب شخص تھا، وہ ایک درخت کی اوٹ سے اچانک ہی باہر آیا تھا، جانے وہ اس درخت کے پیچھے کب سے کھڑا تھا۔ وہ ایک کھاتا پیتا موٹا تازہ شخص تھا، اوپر کا دھڑ ننگا تھا، نیچے اس نے ایک مٹیالی سی دھوتی باندھ رکھی تھی، اس کے جسم پر بے پناہ بال تھے، گلے میں الو کا پنجا تاویز کی طرح لٹکا ہوا تھا، بڑی بڑی خوفناک مونچھیں، سر منڈھا ہوا اور چمکتا ہوا جیسے سر پر تیل چپڑ رکھا ہو، کندھے پر ایک سرخ منہ والا بندر بیٹھا ہوا تھا۔ بندر نے اپنے دونوں ہاتھ اس کے سر پر رکھے ہوئے تھے اور ہاتھ میں ایک مضبوط لاٹھی۔ اسے دیکھ کر یہ اندازہ لگانا مشکل تھا کہ یہ کون ہے اور اس جنگل میں کیا کر رہا ہے۔ یار یہ بن مانوس کہاں سے آ گیا ہے، کیا خیال ہے چلا دوں اس پر گولی؟ پہلے شخص نے برابر کھڑے اپنے دوسرے ساتھی سے پوچھا۔ بلا وجہ اپنے سر خون لینے کا کیا فائدہ؟ اسے نزدیک آنے دو تو پتا چلے یہ آخر ہے کون؟ دوسرے نے مشورہ دیا۔ اتنے میں وہ ان چاروں کے نزدیک آ گیا۔ اس کے انداز میں ذرا ڈر خوف نہیں تھا۔ وہ اطمینان سے چلتا ہوا اس شخص کے سامنے پہنچ گیا جو محسن راؤ پر گولی چلانے والا تھا۔ کیوں مار رہے ہو اس چھوڑے کو؟ اس کی آواز اس کی شخصیت کی طرح بھاری تھی۔ تم کون ہو اور اس جنگل میں کیا کر رہے ہو؟ ہم اپنے جناور سنگ جنگل پھرن آئے ہیں، سب مارے کو راج مداری کہوے ہیں۔ اس نے اپنے بارے میں معلومات فراہم کی۔ اچھا مداری، چلو پھر ادھر جو تماشا ہو رہا ہے وہ دیکھ لو، تم بھی کیا یاد کرو گے؟ لو یہ بھی کوئی کھیل ہوئے، دمبوق چلا کے مانس کی جان لے لی، کہو تو ہم دکھائیں تماشا۔ تم کیا تماشا دکھاؤ گے؟ کیا تم اس لڑکے کو بغیر ہاتھ لگائے ختم کر سکتے ہو؟ ایک شخص نے مزاح کیا۔ ہاں کر سکے ہیں، ہاتھ لگائے بنا یہ چھوڑا ٹوٹے ٹوٹے ہو سکتا ہے۔ راج مداری نے اس مزاح کو سنجیدگی سے لے لیا۔ ٹوٹے ٹوٹے ہاتھ لگائے بغیر یہ کیسے ممکن ہے؟ وہ چاروں پریشان ہوئے۔ تو پھر دکھاویں تماشا، شروع کریں کھیل۔ راج مداری نے اپنے بندر کے سر پر ہاتھ پھیرتے ہوئے کہا۔ یار اس کے چکر میں کہاں آ رہے ہو، اپنا کام کرو اور نکل لو، ان چاروں میں سے ایک نے کہا۔ ایسی بھی جلدی کیا ہے، اس نے دعویٰ کیا ہے کہ ہاتھ لگائے بغیر اس کے ٹوٹے کر دے گا، ذرا ہم بھی تو دیکھ لیں اس تماشے کو۔ ہاں مداری، اگر تم ناکام ہو گئے تو پھر کیا ہوگا؟ پھر کچھ نہ کہو، تمہاری دمبوک ہوگی اور مارا سینہ، راج مداری نے بڑی بے نیازی سے کہا۔ چلو پھر ہو گئی بات، دکھاؤ اپنا جلوہ۔ ابھی لو، راج مداری نے خوش ہو کر بولا۔ پھر اس نے بندر کا ہاتھ پکڑ کر اسے زمین پر اتارا۔ بندر خوشی سے ایک جگہ بیٹھ گیا۔ راج مداری نے اپنی لاٹھی سے ایک بڑا دائرہ کھینچا، ان چاروں سے مخاطب ہو کر بولا، تم لوگ اس کے اندر پیر مت رکھنا۔ چلو ٹھیک ہے، چاروں نے اقرار کر لیا۔ پھر وہ راج مداری بڑے دائرے کے ایک طرف بیٹھ گیا۔ آلتی پالتی مار کر اس نے سادھوؤں کی طرح آسن جمایا۔ اس نے اپنی بڑی بڑی سرخ آنکھوں سے ان چاروں کو دیکھا اور پھر اپنی لاٹھی کو زمین پر پھینک دیا۔ وہ لاٹھی زمین پر گرتے ہی لہرا گئی۔ وہ لاٹھی موٹی رسی کی شکل اختیار کر گئی اور دھیرے دھیرے اوپر کی طرف بلند ہوتی جا رہی تھی۔ دیکھتے ہی دیکھتے وہ اتنی بلند ہو گئی کہ اوپر کا سرا نظروں سے غائب ہو گیا۔ راج مداری کے اس تماشے ہی نے ان چاروں کو حیران کر دیا۔ آگے ابھی تو بہت کچھ ہونا تھا۔ راج مداری نے اب اشارے سے کہا، چھوڑے کو لاؤ۔ اچھا، پہلے شخص نے کہا، کیا اسے کھول کر لانا ہوگا؟ راج مداری نے اشارے سے جواب دیا، ہاں پھرتی دکھاؤ۔ تب پہلے شخص نے اپنے دوسرے ساتھی کو اشارہ کیا کہ وہ محسن راؤ کو کھول کر یہاں لے آئے۔ اس نے راج مداری کی طرف بندوق تان لی تاکہ کسی بھی گڑبڑ کی صورت میں گولی چلا کر اس مداری کو ختم کیا جا سکے۔ راج مداری نے اس بات کی پرواہ نہ کی کہ اسے نشانے پر لے لیا گیا ہے۔ وہ پورے آرام سے کچھ پڑھتا رہا۔ دائرے کے قریب جب محسن راؤ اور دوسرا شخص آ گیا تو راج مداری نے محسن راؤ کو اندر آنے کا اشارہ کیا۔ محسن راؤ حیران و پریشان دائرے میں آ گیا۔ پھر راج مداری نے محسن کو قریب بلا کر آہستہ سے کچھ سمجھایا اور واپس اپنی جگہ جانے کو کہا۔ چھوڑے کا نام ہے تیرا؟ راج مداری نے پوچھا۔ محسن راؤ، اس رسی پر چڑھ سکے ہے رے تو؟ ہاں کیوں نہیں، بہت آسانی سے۔ تو پھر چڑھ جا۔ راج مداری ایک بات یاد رکھنا، کوئی چالاکی دکھائی تو اپنی جان سے جاؤ گی، پہلے شخص نے تنبیہ کی۔ راج مداری نے اس کی بات سنی انسنی کر دی اور محسن راؤ سے مخاطب ہو کر بولا، چلو چھوڑے رسی پکڑو اور اوپر چلو۔ محسن راؤ نے اپنے جوتے اتارے اور رسی پکڑ کر اوپر چڑھنے لگا۔ چلو اور اوپر اور اوپر، راج مداری ہدایت دے رہا تھا۔ محسن راؤ رسی پکڑ کر تیزی سے اوپر چڑھتا گیا یہاں تک کہ وہ نظروں سے غائب ہو گیا۔ محسن اوپر پہنچ گیا رے؟ ہاں پہنچ گیا، اوپر سے آواز آئی لیکن وہ دکھائی نہ دیا۔ وہ چاروں دم سادھے رسی کے سرے کو دیکھ رہے تھے جس پر چڑھتے چڑھتے محسن اچانک غائب ہو گیا تھا۔ اپنی قمیض اتار کر نیچے پھینک، راج مداری نے حکم دیا۔ چند لمحوں بعد ایک قمیض اوپر سے لہراتی ہوئی زمین پر آ گری۔ وہ محسن راؤ ہی کی قمیض تھی۔ چل اب بنیان بھی اتار، یہ حکم ملتے ہی بنیان بھی لہراتی ہوئی نیچے زمین پر آ گری۔ उसके बाद राजमदारी ने मोहसिन राव के सारे कपड़े एक एक करके नीचे मंगवा लिए। अब तेरे बदन पर का है रे छोरे, उसने पूछा। कुछ नहीं, ऊपर से मोहसिन राव की आवाज़ आई। ठीक है, राजमदारी ने कहा। फिर वो उन चारों से मुखातिब होकर बोला, अब असल तमाशा शुरू होवे है, जरा हौसले से देखना। अपनी धोती का पट खोलकर उसमें लिपटा हुआ चाकू निकाला और फिर धोती कसकर बांध ली। 6 इंच लंबे फल का चमकदार चाकू खोलकर उसने जमीन पर रख दिया और अपने बंदर को इशारा किया। बंदर चाकू अपने मुंह में दबाकर रस्सी पर चढ़ गया। वापस आया तो उसके मुंह में चाकू ना था। वो खामोशी से राजमदारी के पास बैठ गया। राजमदारी आंखें बंद करके तेजी से कुछ पढ़ने लगा। कुछ देर के बाद उसने आंखें खोली तो उसकी बड़ी बड़ी आंखों में खून उतरा हुआ था। उसकी आंखें इस कदर खौफनाक नजर आ रही थीं कि उन चारों में से एक की भी हिम्मत ना थी कि उनकी आंखों में आंखें डालकर देख सके। अब उसने जमीन पर अपनी उंगली से एक लकीर खींची और बोला, सीधा हाथ। चंद लम्हों में सीधा हाथ शानी से अलग होकर जमीन पर आ गिरा। ऐसा लगता था जैसे चाकू से काटकर नीचे फेंका गया हो। वो खून आलूद हो रहा था। राजमदारी ने जमीन पर दूसरी लकीर खींची और बोला, उल्टा हाथ। चंद लम्हों में ही उल्टा हाथ कटकर जमीन पर आ रहा। फिर उसने तीसरी लकीर जमीन पर खींची और हुक्म दिया, सीधी टांग आने पर चंद सेकेंड लगे। इस तरह चौथी, पांचवीं और छठी लकीर पर उल्टी टांग, सर और फिर धड़ कटकर नीचे आ गिरा। वो सर और जिस्म के आज़ा मोहसिन राव के ही थे। इस मंजर ने उनकी सिट्टी गुम कर दी। वो राजमदारी को महज बंदर का तमाशा दिखाने वाला समझ रहे थे, लेकिन वो तो उनसे बड़ा कातिल निकला था। उसने अपने दावे के मुताबिक बगैर हाथ लगाए मोहसिन राव के टूटे कर दिए थे, जिन्हें वो चारों अपनी 8 आंखों से हैरत जदा होकर देख रहे थे। अब खड़े खड़े का देखे हो, जाओ अपना रास्ता पकड़ो। सुबह ही सुबह ताव लगाकर हमसे खून करवा दिया है, और वो भी छोरे का। बड़ा पाप करवा दिया रे तुम लोगों ने, अब अपनी शकल गुम करो रे, मारे को कहीं गुस्सा आ ना जावे, फिर तुम में से कोई इधर टूटे टूटे ना हो जाए, जाओ भागो। ये बात उसने इतने खौफजदा करने वाले अंदाज में कही कि उन चारों के पांव उखड़ गए। वैसे भी वो मोहसिन राव को कत्ल करने आए थे, वो उसे गोली मारकर कत्ल करते। अब वो बगैर गोली के ही कत्ल हो गया था। कत्ल भी ऐसा कि उसका जिस्म टुकड़े टुकड़े हो गया था। ऐसी सफाकी से तो वो भी उसे नहीं मार सकते थे। अब यहाँ रुकना फजूल था। ऐसी सफाकी से तो वो भी उसे नहीं मार सकते थे। अब यहाँ रुकना फजूल था। क्या पता ये राजमदारी वाकई गुस्से में आ जाए और ख्वामखा उनमें से कोई टूटे टूटे हो जाए। चारों ने एक दूसरे को आंखों आंखों में चलने का इशारा किया और फिर वो अपने अपने घोड़ों की तरफ भागे। खटाखट सवार हुए और उन्हें एड़ मारकर हवा हो गए। जंगल में कुछ देर उनके घोड़ों की टापों की आवाज़ गूंजती रही, फिर वो मादूम हो गई। जब उसे यकीन हो गया कि वो चारों दूर जा चुके हैं, तो उसने अपनी रान पर हाथ मारकर जोरदार कहकह लगाया और फिर अपने बराबर बैठे बंदर से बोला, लारे रसिया चाकू। वो बेचारा बंदर भी इतनी देर से अपने मुंह में चाकू दबाए परेशान हो रहा था। उसने फौरन उसके सामने आकर चाकू अपने दांतों से छोड़ दिया। राजमदारी ने खुला हुआ चमकता हुआ चाकू बंद किया और अपनी धोती में बांध लिया। फिर उसने जोर से आवाज लगाई, आजा रे छोरा। ये आवाज सुनकर मोहसिन राव, जो एक दरख्त के पीछे छुपा तमाशा देख रहा था, हंसता हुआ दरख्त की ओट से बाहर निकल आया और उसके सामने आकर खड़ा हो गया। अब ना वहां मोहसिन राव के लाश के टुकड़े थे, ना आसमान की तरफ जाती रस्सी थी। अलबत्ता राजमदारी की लाठी जमीन पर इस तरह पड़ी थी जैसे उसने फेंकी थी। मोहसिन की समझ में कुछ ना आया कि यह कैसा तिलिस्म था। वो हैरान परेशान राजमदारी को देख रहा था। अलबत्ता उसे इस बात की खुशी थी कि उसकी जान बच गई थी। किराए के कातिलों से राजमदारी ने उसे बचा लिया था, बेशक जादू के जोर से ही सही। राजमदारी यहां से कुछ फासले पर बैठा आसन मारे अमलियात में मसरूफ था। उसका बंदर सियाह दरख्तों पर इधर उधर झूलता फिर रहा था। रसिया ने जब मोहसिन राव को दरख्त से बांधे हुए देखा तो वो फौरन मदारी के पास पहुंचा और अपने इशारों से उसे उठने पर मजबूर कर दिया। राजमदारी ने छुपकर इधर का तमाशा देखा। उसे यह समझने में देर न लगी कि वो लोग किराए के कातिल हैं और उस लड़के को मारकर फरार होने का इरादा रखते हैं। राजमदारी को मोहसिन राव अच्छा लगा था। उसके कोई बेटा ना था, बस एक लड़की थी जो मोहसिन राव से एक दो साल बड़ी होगी। उसने फौरन उसे अपना बेटा बनाने का इरादा कर लिया। राजमदारी ने बंदर और रीछ जरूर पाले हुए थे, लेकिन वो गली कूचों में रीछ बंदर का तमाशा दिखाने वालों में से ना था। वो अपने फन का मुजाहिरा राजाओं, नवाबों, जागीरदारों और बड़े लोगों के सामने किया करता था। जब किसी बड़े आदमी को अपने रिश्तेदारों, अजीज़ों और अनोखी तफरीह मुहैया करनी होती तो वो राजमदारी को बुलवा भेजता। उसका दो ढाई घंटे का तमाशा लोगों को दमबखुद कर देता था। काफ़ी अरसे से वो एक मददगार की तलाश में था। उसकी लड़की अब जवान हो गई थी, राजमदारी के साथ वही जाती थी, लेकिन वो अब चाहता ही नहीं था कि उन तमाशाओं में अपनी बेटी को साथ रखे। मोहसिन राव को देखकर उसके दिल की कली खिल गई और उसने खड़े खड़े फैसला कर लिया कि उन चारों कातिलों से मोहसिन राव की जान कैसे छुड़ाई जाए। उनसे जान छुड़ाने में उसे ज़्यादा मेहनत ना करना पड़ी थी। वो चारों अहमक खुद ब खुद उसके जाल में फंस गए। फिर जब उन्होंने मोहसिन राव के टुकड़े ज़मीन पर गिरते देखे तो उनके होश उड़ गए और वो लोग अपने घोड़े सरपट दौड़ाते जंगल में गुम हो गए। कातिल तो चले गए थे, लेकिन अब मसला यह था कि मोहसिन राव को अपना कैसे बनाया जाए। वो छोटा ज़रूर था, लेकिन नादान ना था। अब तो उसे यह भी मालूम हो गया था कि इस शिकारी की आड़ में उसके कत्ल की साजिश की गई थी, और यह साजिश उसके अपने चचा राव अहमद अली ने की थी। उसके दिल में इंतकाम की आग भड़क उठी थी। उसने तय कर लिया था कि वो अपने चचा से इस साजिश का बदला लेकर रहेगा। फिलहाल तो इस जंगल से निकलकर किसी तरह लाहौर पहुंचने का मसला उसके सामने था, और राजमदारी ये सोच रहा था कि उस लड़के की रूह पर किस तरह कब्जा किया जाए कि वो सब कुछ भूल जाए, उसे छोड़कर कहीं जाने का नाम ही ना ले। छोरे, तू कौन है रे? ये लोग तोहे कहां से लाए? जवाब में मोहसिन राव ने मुख्तसरन अपने बारे में सब कुछ बता दिया। राव अहमद अली और सावनपुर के बारे में सुनकर राजमदारी चौंका। उसका ये नाम कहीं सुना हुआ था। सारी कहानी सुनकर राजमदारी ने मोहसिन राव को तसल्ली दी। उसने कहा कि अब वो बेफिक्र हो जाए, अब उसे कोई ख़तरा नहीं है। वो उसके साथ उसकी बस्ती में चले, वहाँ से लाहौर जाने का बंदोबस्त कर दिया जाएगा। राजमदारी अगर उसे अपने साथ ले जाने की पेशकश ना करता तो तब भी उसे उसी के साथ जाना था। वो इस जंगल से अकेला तो नहीं निकल सकता था। उसने फौरन राजमदारी की पेशकश कबूल कर ली और उसके साथ चल दिया। राजमदारी ने वहाँ से थोड़े से फासले पर अपना आसन जमाया हुआ था। वहाँ बैठा वो अपने किसी अमल में मसरूफ था। वो मोहसिन राव को लेकर अमल वाली जगह पर पहुँच गया। रसिया उसके कंधे पर चढ़ा हुआ था। वहाँ ज़मीन पर रीछ की खाल बिछी हुई थी, एक तरफ झोली रखी थी, खाल के सामने पानी से भरी एक छोटी सी बाल्टी रखी हुई थी। राजमदारी ने मोहसिन राव को उस बाल्टी से पानी पिलाया और फिर रीछ की खाल तह करके झोली में डाली, झोली अपने कंधे पर लटकाई, बाल्टी हाथ में पकड़ी, रसिया यानी उसके बंदर को अपने कंधे पर चढ़ाया और फिर तेज तेज एक सीमत चल पड़ा। मोहसिन राव उसके पीछे हो लिया। कोई डेढ़ घंटे की मुसाफत के बाद वो जंगल से निकले। जंगल से निकलकर राजमदारी ने उससे पूछा, थका तो नहीं रहे छोरा? नहीं, बिल्कुल नहीं, मैं तो इससे ज़्यादा जंगल में घूम लेता हूँ, शिकार के लिए तो बहुत चलना पड़ता है। बहुत बढ़िया, राजमदारी खुश होकर बोला। वैसे म्हारी बस्ती अब ज़्यादा दूर ना है, वो सामने शहर का पुल है, पुल उतरते ही म्हारी बस्ती होवे। राजमदारी ने नहर का वो पुल सामने है इस तरह कहा था जैसे एक आध फरलांग का फासला हो। उसका वो सामने दो मील के बराबर साबित हुआ था। खैर, नहर का पुल पार करके मोहसिन राव को झोंपड़ियों पर मुश्तमिल एक बस्ती दिखाई दी। उन्हीं झोंपड़ियों में कुछ कच्चे पक्के मकान भी दिखाई दे रहे थे। राजमदारी का मिट्टी का बना दो कमरे का मकान था। कमरों के सामने एक खुला सहन था और सहन के गिर्द चार फीट ऊंची कच्ची दीवार बनाई गई थी। ये एक छोटी सी बस्ती थी। ज़्यादातर यहाँ खेल तमाशे दिखाने वाले मदारी आबाद थे। हर घर के सामने रींच, बंदर, कुत्ते और गधे बंधे हुए थे। राजमदारी का मकान सबसे अच्छा और बड़ा था, साफ़ सुथरा और लिपा पुता। वो इस बस्ती का सरदार था और मुखिया जी कहलाता था। राजमदारी की बेटी का नाम यूं तो अल्लाह राखी था, लेकिन वो उसे राखी कहकर पुकारता था राखी 14-15 साल की एक पुरकशिश लड़की थी। वो अपनी माँ पर गई थी। उसकी माँ को मरे हुए 2 साल हुए थे। वो बस्ती की सबसे खूबसूरत औरत थी। यही हाल राखी का था। वो भी बस्ती की सबसे खूबसूरत लड़की थी। यूं तो राजमदारी के यहाँ 2 लड़के पैदा हुए थे, लेकिन वो दोनों 4-4 साल के होकर चल बसे थे। दोनों की मौत गर्दन तोड़ बखार की वजह से हुई थी। उसे बेटे की शदीद ख्वाहिश थी। ये ख्वाहिश हादसाती तौर पर तस्कीन पा गई थी। उसे मोहसिन राव के रूप में पला पलाया बेटा मिल गया था। वो रास्ते भर सोचता आया था कि मोहसिन राव पर ऐसा जादू टोना करे कि वो उसका मुती और फरमा बरदार बनकर बस्ती में रह जाए, यहाँ से जाने का नाम ही ना ले। और राजमदारी के लिए ये कोई इतना मुश्किल काम ना था। किसी के दिल पर कब्जा जमाने के उसे बहुत से अमल आते थे। रात के शहंशाह का पंजा उसके गले में पड़ा हुआ था। जिसके गले में उल्लू का पंजा पड़ा हो, उसके लिए किसी को उल्लू बनाना क्या मुश्किल था। उसने घर पहुंचकर सबसे पहला काम यही किया। एक छोटे से सादा कागज़ पर उल्लू के पंजे से कुछ पुरअसरार से निशान बनाए। निशान बनाने के दौरान वो कुछ बड़बड़ाता भी रहा। फिर उसने राखी से एक ग्लास शरबत लाने को कहा। राखी ने शरबत से भरा ग्लास बाप के सामने रखा तो उसने उस कागज़ को शरबत में डालकर उसे थोड़ा घुमाकर निकाल लिया और राखी से कहा कि वो मोहसिन राव को शरबत दे आए। मोहसिन राव दूसरे कमरे में चारपाई पर नीम दराज था। वो लंबी मुसाफत तय करके आया था और थक गया था। राखी कमरे में दाखिल हुई तो मोहसिन राव ने नज़र उठाकर राखी को देखा। अगरचे राखी ने उसे अपने घर में आते हुए पहले ही देख लिया था, लेकिन वो उसके सामने अब आई थी। उसने भी उसे गौर से देखा। दोनों एक दूसरे को देखकर बैक वक्त मुस्कुराई। राखी ने ग्लास आगे बढ़ाया। लो, ये पी लो। मोहसिन राव ने ग्लास उसके हाथ से ले लिया। वो खरबूज का शरबत था, ठंडा और मीठा। उसे बेहद प्यास लगी थी। वो घटाघट करके एक ही सांस में सारा चढ़ा गया। उस शरबत ने अपना काम कर दिखाया। उस अमल ने उसका माजी तो नहीं छीना। उसे ये तो याद रहा कि वो कौन है, कहाँ से आया है, लेकिन वो अपने मुस्तकबिल से बेगाना हो गया। राजमदारी के उस कच्चे घर की उल्फत उसके दिल में समा गई। कभी अंदर से कोई आवाज़ लगाता और उसे याद दिलाता कि उसे अपने घर लाहौर जाना है। अंदर की इस आवाज़ पर कभी वो उठकर खड़ा भी होता, लेकिन बावजूद कोशिश के उस बस्ती की हदूद से वो ना निकल पाता। उस पर घबराहट तारी हो जाती। इस तरह 2 साल गुजर गए। राजमदारी ने आहिस्ता आहिस्ता उसे अपना फ़न बखशना शुरू कर दिया। अब वो छोटे मोटे तमाशे करके लोगों को हैरान कर देता था। राजमदारी ने छोटे मोटे तमाशों के साथ जंगल का इल्म भी उसे सिखाना शुरू कर दिया था। राजमदारी जानवरों की आवाज़ों का माहिर था। वो अपने मुँह से ऐसी आवाज़ें निकालता था के मतलूबा जानवर या परिंदा उसकी आवाज़ सुनकर उसके सामने आ जाता था। मोहसिन राव को शिकार का बहुत शौक था। उसने बहुत जल्द मुख्तलिफ परिंदों और चरिंदों की आवाज़ें सीख लीं। अब यह उसका बेहतरीन मशगला था कि वह सुबह सवेरे जंगल का रुख करता। उसे तीतर के शिकार का बहुत शौक था। जंगल में जहाँ कहीं भी उसे तीतर नजर आता, वो जाल बिछाकर एक जगह बैठ जाता और अपने मुँह से तीतर को बुलाने की आवाज़ें निकालता। 2-4 आवाज़ों के बाद ही तीतरों का जवाब आने लगता और वो उड़ते हुए दौड़ते हुए उसकी तरफ खींचे चले आते। जब वो देखता कि 8-7 तीतर जमा हो गए हैं तो वो झटका मारकर जाल खींच लेता। 4-5 तीतर जाल में ज़रूर फंस जाते। वो उन तीतरों को जाल से निकालकर पिंजरे में मुंतकिल कर लेता और बस्ती में आ जाता। राखी उन तीतरों को ज़िबाह करके पकाती। मोहसिन राव बड़े मज़े से ये गोश्त खाता। बस्ती के करीब ही नहर थी। मोहसिन अपनी तैराकी का शौक नहर में तैरकर पूरा करता। वो धड़ाधड़ पुल से छलांग मारकर पानी में गिरता और गोता मारकर कहीं का कहीं जा निकलता। अब राजमदारी उसे अपने खेल तमाशों में साथ ही रखने लगा था। वक्त गुजरता गया, यहाँ तक कि मोहसिन राव जवान हो गया। एक तो मोहसिन खूबसूरत था, ऊपर से जवान था और फिर साहिर। उन तीनों चीज़ों ने आसपास के इलाकों में उसे बेहद मकबूल बना दिया था। बस्ती की लड़कियां उसकी एक नज़र को तरसती थीं, मगर वो नज़र उठाकर ना देखता था। खुद राखी अगरचे उससे 2 साल बड़ी थी, लेकिन अपना दिल हार बैठी थी। उस पर हर वक्त अपनी जान निछावर करने को तैयार रहती थी, मगर मोहसिन राव अपनी धुन में मगन रहता। राजमदारी उसे बेटों की तरह चाहता था, लिहाजा वो भी राखी को तकद्दस की नज़र से देखता था। एक रोज़ सुबह ही सुबह राजा बहराम नगर का कारिंदा घोड़े पर सवार राजमदारी के घर पहुंचा। राजा बहराम नगर की नस्ल तमाशे के बड़े शौकीन थे। वो राजमदारी को खेल तमाशा दिखाने के लिए बुलाते रहते थे। आज उनका कारिंदा उन्हीं का पैगाम लेकर आया था। राजा बहराम नगर की बेटी नादिरा की दो दिन बाद मंगनी थी, लिहाजा इस मौके पर उसका खेल तमाशा रखा गया था और उसे बसते इसरार बुलाया गया था। राजमदारी की भला क्या मजाल थी कि वो जाने से इनकार करता। उसने फौरन ही हामी भर ली और प्रोग्राम तय कर लिया। दो दिन के बाद दोपहर को राजा साहब की गाड़ी उन्हें आकर ले गई। दो घंटे के सफर के बाद वो दोनों बहराम नगर पहुंच गए। राजा साहब की हवेली इस मौके पर खूब सजी हुई थी। हवेली के सब्जेजार पर उस खेल को मुनाकद होना था। शाम के वक्त मेहमान आना शुरू हो गए। राजमदारी के लिए एक छोटा सा स्टेज बना दिया गया था। सामने घास पर कुर्सियां बिछी हुई थीं। लोग आते जाते थे और बैठते जाते। राजमदारी और मोहसिन राव स्टेज पर मौजूद थे और अपने खेल की तैयारियों में मसरूफ थे। वो दोनों आपस में तय कर रहे थे कि कौन सा तमाशा कब और कैसे दिखाया जाए। कुछ देर के बाद सामने की मुर्सा कुर्सियों पर नादिरा और उसका होने वाला शोहर वकार बैठ गए। नादिरा की तरफ उसके होने वाले ससुर थे और होने वाले शोहर के साथ राजा बहराम नगर तशरीफ फरमा हो गए। उसके बाद इधर उधर और दूसरे अहम लोग बैठ गए थे। तब राजा बहराम नगर ने राजमदारी को खेल शुरू करने का इशारा किया। राजमदारी ने अपने गले में पड़े रात के शहंशाह का पंजा चूमा और एक नारा मस्ताना लगाकर राजा बहराम नगर को झुककर सलाम किया। सलाम के बाद उसने बांसुरी अपने होंठों से लगाई और दाएं हाथ में डुगडुगी लेकर दोनों को एक साथ बजाना शुरू कर दिया। बांसुरी की लय और डुगडुगी की ताल पर मोहसिन राव ने रक्स शुरू कर दिया। दोनों ने मिलकर एक समासा बांध दिया था। मोहसिन राव काली पैंट और सुर्ख कमीज पहने हुए था। सुर्ख सफ़ेद रंगत घुंघरियाले बाल, कानों में पड़े बाले, पुरकशिश मुकनातीसी आँखें, इस पर एक ख़ास अंदाज का रक्स। लोगों की उस पर इस तरह नज़रें गड़ी हुई थीं जैसे वो इस दुनिया का आदमी ना हो, कोई खलाई मखलूक हो। रक्स व मौसीकी इख्तिताम को पहुंची तो मोहसिन राव स्टेज से कूदकर राजा बहराम नगर के पास पहुंचा और मुअद्दबाना लहजे में अंग्रेज़ी में बोला, जनाब मुझे मंगनी की अंगूठी दरकार है। उसे इंग्लिश बोलता देखकर नादिरा को एक खुशगवार हैरत हुई और उससे पहले कि राजा बहराम नगर अपनी बेटी से मंगनी की अंगूठी उतारने को कहते, नादिरा ने जल्दी से अंगूठी अपनी उंगली से निकालकर मोहसिन राव के हवाले करना चाही। मोहसिन राव ने इशारे से उसे रोका। फिर उसने एक चौड़े मुंह के शीशे की बोतल का ढक्कन खोला और उसमें अंगूठी डालने का इशारा किया। नादिरा ने अपनी अंगूठी उसमें डाल दी। मोहसिन राव ने वहीं खड़े खड़े बोतल का ढक्कन बंद किया और अगली रो में बैठे हुए लोगों को एक एक करके शीशे की बोतल में बंद हीरे की अंगूठी दिखाई। उसके बाद वो बोतल को लेकर स्टेज पर पहुंच गया और एक स्टूल पर बोतल को रख दिया। बोतल में बंद अंगूठी सबको दिखाई दे रही थी। फिर उसने अपने पैंट के जेब से एक सियाह रुमाल निकाला और रुमाल को एक ख़ास अंदाज में लहराकर बोतल पर डाल दिया। बोतल रुमाल में छुप गई। राजमदारी बांसुरी और डुगडुगी बजाते हुए स्टूल के नज़दीक एक चक्कर लगाया। चक्कर ख़त्म होते ही मोहसिन राव ने रुमाल खींच लिया। सब लोगों ने देखा कि बोतल से अंगूठी गायब थी। नादिरा का दिल धक से रह गया। उसने उसके होने वाले शोहर वकार की तरफ देखा। हैरत अंगीज, राजा साहेब मारे छोरे से गलती हो गई, बीबी की अंगूठी मिलना अब मुश्किल है। अरे ये क्या कह रहे हो, नादिरा का मंगेतर वकार परेशान होकर बोला। उसके बराबर राजा साहेब बैठे हुए थे, वो आराम से बैठे मुस्कुराते रहे, उन्होंने कोई तबसरा ना किया। राजा साहेब मारे छोरे से गलती हो गई, बीबी की अंगूठी मिलना अब मुश्किल है। अरे ये क्या कह रहे हो, नादिरा का मंगेतर वकार परेशान होकर बोला। उसके बराबर राजा साहेब बैठे हुए थे, वो आराम से बैठे मुस्कुरा रहे थे, उन्होंने कोई तबसरा ना किया। یہ کہہ کر راج مداری دوسرا تماشا دکھانے میں مگن ہو گیا۔ اس مرتبہ اس نے محسن راؤ کو سٹیج پر لیٹنے کو کہا۔ جب وہ لیٹ گیا تو راج مداری نے اس کے اوپر ایک بہت بڑی سفید چادر ڈال دی اور لوگوں سے درخواست کی کہ یہ بہت نازک کھیل ہے، اس میں لڑکے کی جان بھی جا سکتی ہے، اس لیے اس تماشے کے دوران کوئی ایک بھی لفظ نہ بولے اور اپنے ہاتھ بھی ایک دوسرے سے الگ رکھے۔ یہ تنبیہ سن کر سب لوگ مستعد ہو کر بیٹھ گئے۔ کوئی شخص اگر ہاتھ باندھے بیٹھا تو اس نے اپنے دونوں ہاتھ الگ کر لیے اور خاموش ہو کر پوری توجہ سے تماشے دیکھنے لگا۔ راجمداری نے اب بانسوری اور ڈگڈگی بجا کر محسن کے گرد چکر لگانے شروع کر دیے۔ تین چکر کے بعد محسن راؤ کا جسم زمین سے اٹھنے لگا، یہاں تک کہ وہ اٹھتے اٹھتے 4 فٹ بلند ہو گیا۔ وہ کسی اکڑی ہوئی لاش کی طرح دکھائی دے رہا تھا۔ اس کے جسم کے ساتھ چادر بھی اٹھی تھی، چادر بہت بڑی تھی اس لیے اس کے کنارے اسٹیج کو چھو رہے تھے۔ یہ ایک دم دم بخود کرنے والا منظر تھا۔ کچھ دیر کے بعد راجمداری نے الٹے پھیرے لینے شروع کیے۔ اس طرح محسن راؤ کا جسم آہستہ آہستہ زمین سے لگ گیا اور جب راجمداری نے چادر اس کے اوپر سے اٹھائی تو وہ مسکراتا ہوا اٹھ کھڑا ہوا۔ لوگوں نے زبردست تالیاں بجائیں۔ تب اچانک ہی نادرا کو اپنی انگوٹھی یاد آئی۔ اس نے راجہ صاحب کو مخاطب کر کے کہا، بابا جانی میری انگوٹھی۔ بیٹا وہ تو اللہ کو پیاری ہو گئی، انہوں نے ہنس کر کہا۔ نہیں، نادرا افسردہ ہو کر بولی۔ تب راجہ بہرام نگر نے راجمداری کو اشارہ کیا، بھائی ہماری بیٹی کی انگوٹھی کا کچھ کرو۔ راجمداری کے بولنے سے پہلے محسن راؤ بڑے شائستہ لہجے میں مخاطب ہوا، سر وہ انگوٹھی ہمارے پاس تو نہیں ہے۔ پھر کہاں گئی؟ اس مرتبہ نادرا کا منگیتر وقار بولا، اس کا لہجہ ذرا سخت تھا، سر آپ اپنی جیبیں دیکھیں کہیں آپ کے پاس تو نہیں۔ یہ کیا بکواس ہے؟ اس مرتبہ اسے سچ مچ غصہ آ گیا۔ بھائی وقار، اس میں اس قدر غصہ کرنے کی کیا ضرورت ہے؟ لڑکا کہہ رہا ہے تو اپنی جیبیں دیکھ لو۔ راجہ بہرام نگر نے ہنستے ہوئے کہا۔ اپنے سسر کے انداز پر وقار الجھ سا گیا، وہ اٹھ کر کھڑا ہو گیا اور اس نے کوٹ کی جیبیں دیکھنے کے بعد جیسے ہی پینٹ کی جیب میں ہاتھ ڈالا تو ایک انگوٹھی اس کے ہاتھ میں آ گئی۔ گھبرا کر اس نے ہاتھ باہر کھینچا تو یہ دیکھ کر پریشان ہو گیا کہ یہ وہی انگوٹھی تھی جو اس نے نادرا کو پہنائی تھی۔ محسن راؤ اس کے ہاتھ میں انگوٹھی دیکھ کر فوراً وقار کی طرف لپکا اور اس کے ہاتھ سے انگوٹھی لے کر تمام لوگوں کو دکھائی۔ لوگوں نے ایک فرمائشی قہقہ لگایا۔ محسن راؤ نے وہ انگوٹھی شکریہ کے ساتھ نادرا کی ہتھیلی پر رکھ دی۔ جانے کیوں اس وقت نادرا کا جی چاہا کہ کاش محسن راؤ نے یہ انگوٹھی اس کے ہاتھ پر رکھنے کے بجائے اس کی انگلی میں پہنا دی ہوتی۔ اس خواہش پر وہ اندر ہی اندر مسکرا دی۔ انسان کی زندگی میں بعض باتیں بڑی عجیب ہوتی ہیں، وہ اپنے کسی بھی رویے پر حیران رہ جاتا ہے، اس کی سمجھ میں ہی نہیں آتا کہ اس نے ایسا کیوں کیا۔ شاید محبت کا جذبہ، ایک دوسرے کو پسند کرنے کا رویہ اسی زمرے میں آتا ہے۔ نادرا کی منگنی ہو چکی تھی، منگنی کی انگوٹھی اس کی انگلی میں تھی، منگیتر اس کے برابر بیٹھا تھا، 1 سال بعد شادی ہونے والی تھی۔ اس کے باوجود اچانک دل میں اس خواہش کا پیدا ہونا کہ کاش وہ انگوٹھی ہاتھ پر رکھنے کے بجائے انگلی میں پہنا دیتا، کیسی عجیب بات تھی، کیسی عجیب سوچ تھی۔ یہ بات اس کے دل میں کیوں آئی تھی وہ نہیں بتا سکتی تھی۔ انگوٹھی واپس لوٹاتے وقت خود محسن راؤ بھی بہک گیا تھا۔ اس نے سوچا تھا کاش وہ یہ انگوٹھی ہمیشہ کے لیے غائب کر سکتا۔ اپنی اس سوچ پر اسے اندر ہی اندر ہنسی آئی۔ راکھی نادرا کے مقابلے میں کہیں خوبصورت تھی اور وہ محسن سے پیار بھی بہت کرتی تھی، لیکن محسن نے اس پر کبھی توجہ نہیں دی تھی۔ نادرا کو دیکھ کر جانے اس کے دل کو کیا ہوا تھا، اپنے اس رویے پر وہ بار بار غور کر رہا تھا مگر سمجھ میں کچھ نہیں آ رہا تھا۔ کھیل کے سلسلے میں اس کا انہماک ٹوٹ گیا تھا، ارتکاز بکھر گیا تھا، وہ بار بار غلطی کر رہا تھا اور راجمداری سے ڈانٹ کھا رہا تھا، او محسنہ ہوس کر، کا کر رہا ہے رے۔ راجمداری کے بار بار ٹوکنے پر اسے ہوس کرنا پڑا۔ یہ جادو کے کھیل تھے، اس میں توجہ کا بٹنا آدمی کو خاصا نقصان پہنچا سکتا تھا۔ بالآخر یہ کھیل تماشا اختتام کو پہنچا۔ راجمداری نے راجہ بہرام نگر سے انعام و اکرام بٹورا اور واپسی کے لیے رخصت سفر باندھا۔ रात को वो दोनों अपनी बस्ती में पहुंच गए। राजा साहब की गाड़ी उन्हें अपने ठिकाने पर छोड़ गई, लेकिन मोहसिन राव का दिल अपने ठिकाने पर नहीं रहा था। वो कहीं दूर बहराम नगर में रह गया था, और एक चेहरा था जो उसकी आंखों में मुंजमद हो गया था। वो तस्वीर उसकी आंखों से हटती ही नहीं थी। फिर वो हुआ जिसकी तवक्को नहीं की जा सकती थी। एक शाम राजा बहराम नगर की गाड़ी राजमदारी के घर के नज़दीक आकर खड़ी हो गई। गाड़ी में ड्राइवर के सिवा कोई और ना था। वो मोहसिन राव की तलाश में यहाँ आया हुआ था। मोहसिन राव घर पर मौजूद था। उसने राजा साहब के ड्राइवर को अपने दरवाजे पर देखा तो उसके चेहरे पर अनार से छूटने लगी। ड्राइवर ने इधर उधर देखकर उसके कान के नज़दीक बड़ी राजदाराना आवाज़ से कहा, बीबी जी आई हैं। कौन बीबी? मोहसिन राव ने उसी राजदारी से उससे पूछा। नादिरा बीबी। कहाँ है वो? वो नहर के पुल पर खड़ी आपका इंतज़ार कर रही हैं। मेरा इंतज़ार? मोहसिन राव उलझन में पड़ गया। आओ चलो। राजा साहब की गाड़ी बस्ती से बाहर खड़ी थी। मोहसिन राव उसमें बैठकर पुल पर पहुंचा। ड्राइवर ने गाड़ी रोक ली। मोहसिन राव उतरकर तेज़ी से भागा। पुल के उस किनारे चादर में लिपटी नादिरा उसे नज़र आ रही थी। अगर वो सर से पांव तक ढकी हुई होती, उसे देखकर कोई ये नहीं कह सकता था कि वो राजा बहराम नगर की बेटी नादिरा है। जब वो नादिरा के करीब पहुंचा तो सूरज अपना सफ़र ख़त्म कर चुका था। शाम गहरी हो रही थी। अंधेरा तेज़ी से फैलता जा रहा था। वो उसके नज़दीक पहुंचकर खामोशी से खड़ा हो गया। नादिरा ने अपने चेहरे से चादर हटाई और मध्यम सुरों में बोली, मैं हूं नादिरा, जानता हूं। सच बताना, क्या तुम्हें मेरे यहाँ आने की तवक्को थी? नहीं, बिल्कुल नहीं, मोहसिन राव ने बहुत सच्चाई से कहा। लेकिन मैं तो आ गई हूं तुम्हारी तवक्को के खिलाफ। नादिरा की आंखों में डूबते सूरज की सुर्खी थी। क्या तुम्हें मेरा यहाँ आना नागवार गुजरा? नहीं, बिल्कुल नहीं, मोहसिन राव ने फिर सच्चाई से कहा। तुम्हें तो लड़की होना चाहिए था। वो क्यों? वो परेशान हुआ। कोई बात खुलकर कहते ही नहीं। वो हंसी, उसकी हंसी में बड़ा सहर था। आप क्या कहलवाना चाहती हैं? तुम कौन हो? मैं मोहसिन राव हूं। मैंने तुम्हारा नाम नहीं पूछा, मैं तुम्हारा नाम जानती हूं। फिर क्या मालूम करना चाहती हैं? तुम इस पसे मंजर में बिल्कुल मिसफिट नजर आते हो, जैसे टाट में मखमल का पेवंद। मैं अगर ये कहूं कि आप ठीक कहती हैं तो क्या मान लेंगी? हाँ हाँ, क्यों नहीं। मैं एक फरेब में मुबतला हूं, मोहसिन राव ने बड़ी उदासी से कहा। जानता हूं कि फरेब में मुबतला हूं, फिर भी इस शहर से निकलने को जी नहीं चाहता, जैसे कैदी हूं किसी का। किसके कैदी हो? राजमदारी के? हाँ, यूं ही समझो। बेफिक्र हो जाओ, मैं उसकी कैद से निकाल लूंगी, तुम्हें अपना कैदी बना लूंगी। बोलो, मेरे कैदी बनोगे? नादिरा के लहजे में बड़ा रस था। हाँ, खुशी से, मोहसिन राव ने बेइख्तियार कहा। इतनी जल्दी इकरार ना करो, अच्छी तरह सोच समझ लो। मैं 3 दिन के बाद आऊँगी इसी नहर के पुल पर, इसी वक्त मेरा इंतज़ार करना। करोगे? हाँ, क्यों नहीं, वो मुस्कुराकर बोला। तो फिर जाओ। जाऊँ कैसे? जाने को जी नहीं चाहता। जिंदगी में पहली बार एहसास हुआ है कि मैं हूँ। ये बड़ी अच्छी इब्तिदा है। आज तुम्हें अपने होने का एहसास हुआ है, फिर वो दिन ज़्यादा दूर नहीं जब तुम्हें मेरे होने का यकीन हो जाएगा। तुम भी तो कैद में हो किसी की? हाँ, एक अंगूठी की कैद में, नादिरा ने बड़े अजीब लहजे में कहा। तुमने वो अंगूठी मेरे हाथ पर रखी थी, वो अंगूठी अभी तक मेरे हाथ में है, मैंने आज तक नहीं पहनी। लाओ दिखाओ हाथ, मोहसिन राव बोला। कहाँ है वो अंगूठी? नादिरा ने अपनी चादर से हाथ निकाला और उसके सामने करके मुट्ठी खोल दी, लेकिन उसके हाथ में कुछ ना था, हाथ खाली था। इतना खाली हाथ देखकर नादिरा परेशान हो गई। बात भी परेशान होने वाली थी। उसने सच कहा था, जिस दिन محسن راؤ نے وہ انگوٹھی اس کی ہتھیلی پر رکھی تھی تو اس نے پہننے کے بجائے منگیتر وقار کے کوٹ کی جیب میں ڈال دی تھی۔ جاتے ہوئے جب وقار نے اسے انگوٹھی واپس کی تو اس نے اسے اپنے پرس میں ڈال لی۔ اس وقت سے آج تک وہ انگوٹھی اس کے پرس میں تھی۔ گاڑی سے اترتے ہوئے اس نے انگوٹھی اپنی مٹھی میں دبا لی تھی اور چند لمحے پہلے تک وہ انگوٹھی اس کے ہاتھ میں ہی تھی۔ بس مٹھی کھولتے ہی وہ انگوٹھی غائب ہو گئی تھی۔ کہاں ہے وہ انگوٹھی؟ محسن راؤ نے مسکرا کر پوچھا۔ مجھے نہیں معلوم کہاں گئی، ابھی تو میرے ہاتھ میں تھی، نادرہ نے خفت سے کہا۔ تب محسن راؤ نے اپنی بند مٹھی اس کے سامنے کی اور مٹھی کھول کر بولا، یہ تو نہیں۔ محسن راؤ کی ہتھیلی پر اس کی انگوٹھی موجود تھی۔ نادرہ نے خوشی سے نعرہ لگایا، یہی تو ہے، یہ تمہارے ہاتھ میں کیسی آ گئی؟ او جادو، تم کتنے بڑے جادوگر ہو، یہ انگوٹھی تم نے اب تک پہنی کیوں نہیں؟ جب تم نے مجھے یہ انگوٹھی واپس کی تھی تو میرے دل میں یہ خواہش اٹھی تھی کہ تم مجھے یہ انگوٹھی پہنا دیتے۔ اس وقت میرے دل میں بھی ایک خواہش جاگی تھی، محسن راؤ نے اظہار تمنا کیا۔ وہ کیا؟ نادرہ نے اسے پرشوق نگاہوں سے دیکھا۔ میں نے سوچا تھا کہ کاش یہ انگوٹھی میں ہمیشہ کے لیے غائب کر سکتا۔ ایسا ہو سکتا ہے؟ نادرہ نے بڑے انداز سے کہا، یہ انگوٹھی ہمیشہ کے لیے غائب ہو سکتی ہے۔ وہ کیسے؟ محسن راؤ نے پوچھا۔ وہ ایسے، دیکھ لو۔ یہ کہہ کر اس نے انگوٹھی نہر کے بہتے پانی میں اچھال دی جو فوراً ہی ڈوب گئی۔ یہ تم نے کیا کیا؟ محسن راؤ پریشان ہو گیا۔ کچھ نہیں، میں اس انگوٹھی کی قید سے آزاد ہو گئی ہوں۔ کہیں تم نے عجلت سے کام تو نہیں لیا؟ محسن راؤ نے خدشہ ظاہر کیا۔ مجھے نہیں معلوم، نادرہ نے بڑی معصومیت سے کہا، جو ہوا بے اختیار ہوا ہے، یہ دل کا معاملہ ہے، دل ہی جانے۔ نادرہ، یہ دل بھی کتنی عجیب چیز ہے، کون جانے کب کہاں کس پر آ جائے، محسن راؤ نے بتایا۔ ہائے، تم نے میرا نام لیا، ذرا پھر لینا۔ نادرہ، محسن راؤ نے اس کا نام دہرایا۔ محسن، میرے محسن۔ نادرہ نے جواب میں اس کا نام اس قدر چاہت سے لیا کہ پہلی بار اسے اپنے نام پر فخر ہوا۔ اچھا نادرہ، یہ بتاؤ کہ تم اس وقت کہاں سے آ رہی ہو؟ بہرام نگر سے اور لاہور جا رہی ہوں، 3 دن کے بعد واپس آؤں گی۔ اسی وقت اس نہر کے پل پر میرا انتظار کرنا۔ میرا انتظار کرو گے نا محسن؟ نادرہ نے بے قراری سے پوچھا۔ ہاں کیوں نہیں، میں تمہارا انتظار ضرور کروں گا۔ لاہور کا نام سن کر محسن کی عجیب سی کیفیت ہو گئی۔ اسے یوں لگا جیسے کسی نے اچانک گردآلود آئینے کو جھاڑ کر اس کے سامنے کر دیا ہو۔ لاہور، جہاں وہ پیدا ہوا تھا، جہاں اس کا گھر تھا، جہاں اس کے بابا تھے، اس کی پیاری سی امی تھی۔ یہ تو اس کی زندگی کے سارے ہی زخم ہرے ہو گئے تھے، اس کے دل میں ٹھیسیں سی اٹھنے لگی تھیں۔ کیا ہوا محسن، یہ تمہیں اچانک کیا ہوا؟ محسن کی حالت بدلتے دیکھ کر نادرہ نے پوچھا۔ کچھ نہیں، جب تم لاہور سے واپس آؤ گی تو میں تمہیں اپنے بارے میں سب کچھ بتاؤں گا۔ ابھی وہ باتیں ہی کر رہے تھے کہ انہیں ڈرائیور ہدایت اللہ اپنی طرف آتا ہوا دکھائی دیا۔ وہ آ رہا ہے، اب تم جاؤ، میں تمہارا انتظار کروں گا۔ نادرہ 3 دن کے بعد ملاقات کا وعدہ کر کے چلی گئی۔ 3 دن کے بعد جب وہ واپس ہوئی اور نہر کے پل پر پہنچی تو محسن راؤ اس کا منتظر تھا۔ اس دن محسن راؤ نے اپنے بارے میں سب کچھ بتا دیا۔ نادرہ کو جب یہ معلوم ہوا کہ وہ راجمداری کا بیٹا نہیں بلکہ لاہور کی مشہور شخصیت راؤ شمشاد علی کا بیٹا ہے اور راؤ احمد علی کا بھتیجا ہے تو اس کی خوشی کا کوئی ٹھکانہ نہ رہا۔ اسے حیرت تھی کہ اتنے بڑے باپ کا بیٹا اپنا گھر بار چھوڑے اس جنگل میں کس طرح زندگی گزار رہا ہے۔ وہ اصل میں جادو ٹونے کے اثرات سے واقف تھی، اس لیے حیرت زدہ تھی۔ جادو تو اچھے بھلے آدمی کی مت مار دیتا ہے، محسن تو اس وقت بچہ تھا۔ کہتے ہیں کہ جس طرح لوہے کو لوہا کاٹتا ہے، زہر کو زہر مارتا ہے، اسی طرح سحر کا علاج بھی سحر ہی کے ذریعے ہو سکتا ہے۔ راجمداری کے سحر کا توڑ نادرہ کے سحر سے کیا جا سکتا تھا۔ نادرہ بڑی پر یقین تھی کہ بہت جلد اپنا سحر پھونک کر وہ اسے اپنا قیدی بنا لے گی۔ محسن خود بھی بڑی خوشی سے اس کا قیدی بننے کے لیے تیار تھا۔ وقت گزرتا رہا۔ ان ملاقاتوں کو 3 ماہ ہو گئے۔ 3 ماہ کسی معاملے کے سلجھانے یا الجھانے کے لیے بہت ہوتے ہیں۔ معاملہ آہستہ آہستہ سلجھتا رہا تھا۔ نادرہ کی محبت کی طاقت، اس کی کشش، اس کا سحر دن بدن اسے اپنی گرفت میں لیے جا رہا تھا۔ اس کی محبت میں وہ سب کچھ بھولتا جا رہا تھا۔ راجمداری نے اپنے سحر سے اس کے گھر والوں کو اس کے دل سے نکال دیا تھا۔ محسن راؤ اس بستی کا ہو کر رہ گیا تھا۔ وہ اکیلا کہیں نکل بھی جاتا تو بندش کی وجہ سے کہیں دور نہ جا سکتا تھا۔ اس کا دل گھبرانے لگتا۔ اس کا جی چاہتا کہ وہ جلد از جلد بستی واپس پہنچ جائے، راجمداری اور راکھی کو دیکھ لے۔ اب نادرہ نے اس پر جادو کر دیا تھا۔ اس کی محبت میں کھو کر وہ اپنا آپ بھولتا جا رہا تھا۔ نادرہ کو اندازہ ہو گیا تھا کہ محسن راجمداری کے جادو کے زیر اثر ہے، اور اس جادو نے اسے اس قدر جکڑا ہوا ہے کہ وہ اپنے ماں باپ کو بھی بھول گیا۔ ان کی محبت ان کے دل سے نکل گئی۔ راؤ احمد علی کی دشمنی بھی اس کے دل میں نہ رہی، بس راجمداری یاد رہ گیا تھا۔ اب نادرہ جب بھی اس سے ملتی، وہ اس سے اس کے شہر کی بات کرتی، اس سے اس کے والدین کا تذکرہ کرتی، راؤ احمد علی کا ذکر کرتی جس نے اس کے قتل کی سازش کی تھی اور اس کے حصے کی زمینوں پر قبضہ کر لیا تھا۔ وہ ان باتوں کو بھولا نہیں تھا، لیکن ہر بات اس کے دل سے محو ہو گئی تھی۔ اسے اپنے گھر کی، اپنے گھر والوں کی کسی کی پرواہ نہیں رہی تھی۔ لیکن نادرہ نے جب سے اس کے آئینہ دل سے گرد صاف کرنا شروع کر دی تھی، محسن کو اپنا چہرہ دھندلا دھندلا نظر آنے لگا تھا۔ لیکن یہ دھندلاہٹ بھی عارضی ہوتی ہے۔ جب تک وہ نادرہ کے سامنے رہتا، اس کی ہاں میں ہاں ملاتا، پھر اس سے جیسے ہی دور ہوتا، راجمداری کا چہرہ دیکھتا تو پھر سب کچھ بھول جاتا۔ راجمداری کا جادو اس کے سر پر چڑھ کر بولنے لگا تھا، اور جادو وہ جو سر چڑھ کر بولے۔ راجمداری جب بھی اس کی آنکھوں میں آنکھیں ڈال کر یہ پوچھ لیتا کہ کیسا ہے رے تو محسنہ، تو ہی کوئی تکلیف تو نہ ہے رے، تو محسن کے ذہن میں اٹھنے والی یادوں کے بھور جھاگ کی طرح بیٹھ جاتے۔ وہ کوئی معمولی جادو نہ تھا۔ رات کے شہنشاہ کے پنجے سے بنایا ہوا نقش راجمداری نے اسے پلایا تھا۔ اس جادو کا توڑ اچھے اچھوں کے پاس نہ تھا۔ نادرہ اب اسے یاد دلا دلا کر اسے سمجھا سمجھا کر تھک گئی تھی۔ محسن اس کے سامنے ہوتا تو اس کی ہاں میں ہاں ملا لیتا، لاہور جانے کا ارادہ باندھ لیتا، لیکن بستی میں پہنچتے ہی وہ راؤ شمشاد علی کا بیٹا بننے کے بجائے راجمداری کا بیٹا بن جاتا۔ اس طرح سے وہ راجمداری کا قیدی تھا، لیکن ایسا قیدی جس کے پاؤں میں پڑی زنجیر کسی کو نظر نہ آتی تھی۔ نادرہ اب اس کے سلسلے میں خاصی سنجیدہ ہو گئی تھی۔ وہ اس پر مر مٹی تھی اور اس کی خاطر سب کو مٹا دینا چاہتی تھی۔ تب اس نے اپنے رازدار ڈرائیور ہدایت اللہ سے بات کی۔ اس نے ایک دن بہرام نگر جاتے ہوئے راستے میں اس سے پوچھا، ہدایت اللہ، کیا تمہاری نظر میں کوئی ایسا آدمی ہے جو جادو کا توڑ جانتا ہو؟ ہدایت اللہ اس کی بات سن کر کچھ سوچتا رہا، پھر بولا، ہاں ایک ہے تو ایسا بندہ، پر اس سے بات کرنا ہوگی۔ آپ یہ بتائیں کس پر ہوا ہے جادو؟ وہ اپنے محسن صاحب ہیں نا، ان پر، نادرہ نے بتایا۔ محسن کا نام سن کر ہدایت اللہ بے اختیار ہنس پڑا۔ آپ بھی کیا بات کر رہی ہیں بی بی؟ کیوں، ایسا میں نے کیا کہہ دیا؟ ارے بی بی، آپ بھی کمال کرتی ہیں، محسن راؤ تو خود اتنے بڑے جادوگر ہیں، ان پر بھلا کس کا جادو چلے گا؟ بس ہدایت اللہ، یہی تو سارا مسئلہ ہے۔ بے شک وہ بڑے جادوگر ہیں، لیکن ان پر ان سے بھی بڑے جادوگر نے جادو کر رکھا ہے۔ اس نے انہیں قید کر رکھا ہے۔ تمہیں یاد نہیں جب وہ ایک دن ہمارے ساتھ بہرام نگر آ رہے تھے تو راستے میں ان کی کس قدر طبیعت خراب ہو گئی تھی؟ وہ بار بار یہی کہہ رہے تھے کہ مجھے میری بستی میں واپس لے چلو، میرا دل کوئی مٹھی میں جکڑ رہا ہے۔ تمہیں یاد آیا نا، پھر ہمیں مجبوراً انہیں ان کی بستی میں چھوڑ کر آنا پڑا تھا، نادرہ نے بتایا، اور وہ اپنی بستی میں پہنچ کر بالکل بھلے چنگے ہو گئے تھے۔ اچھا اچھا، تو اس دن یہ بات تھی، لیکن انہیں کس نے قید کر رکھا ہے؟ ہدایت اللہ نے پوچھا۔ راجمداری نے، نادرہ نے جواب دیا۔ क्या वो उनके बेटे नहीं हैं? हिदायतुल्लाह को हैरत ने आ घेरा। नहीं, वो एक बहुत अमीर बाप के बेटे हैं, बस किसी तरह वो उसके चुंगल में फंस गए हैं। अच्छा, फिर तो उनके लिए कुछ करना पड़ेगा। मैं ऐसा करता हूं कि कल ही जोगी रामपाल से बात करता हूं। लेकिन हिदायतुल्लाह, वो तो सपेरा है, वो जादू के बारे में क्या कर सकेगा? ये लोग भी जादू जानते हैं, ये सब लोग एक ही थैले के चट्टे बट्टे हैं, शैतान के चेले, हिदायतुल्लाह ने हंसते हुए कहा। अगर उसके बस की बात ना हुई तो फिर उसी से किसी और जंतर मंतर वाले का पता करूंगा। ठीक है, फिर शाम को आकर मुझे बताना, और देखो एक बात का ख्याल रखना, राजा साहब को इस बात का पता ना चले। आप बेफिक्र रहें बेबी, हिदायतुल्लाह ने बड़ी यकीन से कहा। हिदायतुल्लाह बड़े काम का और बड़े एतमाद का आदमी था। यह उसी की हिम्मत थी कि उसने जान हथेली पर रखकर नादिरा को मोहसिन राव से मिला दिया था। वो ये बात अच्छी तरह जानता था कि जिस दिन भी राजा साहब को यह मालूम हो गया कि उनकी बेटी को उसने मदारियों की बस्ती में पहुंचा दिया है, तो वो उसकी ज़िंदगी का आखिरी दिन होगा। जब पहली बार नादिरा ने मोहसिन राव से मुलाकात की ख्वाहिश की थी तो हिदायतुल्लाह ने दबे लफ्ज़ों में समझाने की कोशिश की थी, लेकिन वो उसकी मोहब्बत में गिरफ्तार हो चुकी थी। वो भला कहाँ मानने वाली थी। उसने बड़ी यकीन से उससे कहा था कि अगर वो उसे लेकर वहाँ ना गया तो वो अकेली उससे मिलने चली जाएगी और फिर लौटकर कभी नहीं आएगी। उसकी इस धमकी पर वो उसका साथ देने पर मजबूर हो गया था, लेकिन वो जानता था कि अगर ऐसा हो गया तो राजा साहब जिंदा दरगोर हो जाएंगे। नादिरा उनकी इकलौती औलाद थी, जिस तरह किसी देव की जान किसी तोते में होती है, वैसे ही राजा साहब की जान नादिरा में थी। दूसरे दिन हिदायतुल्लाह ने जोगी रामपाल से मुलाकात की। वो हिदायतुल्लाह को अच्छी तरह जानता था, क्योंकि कई बार राजा बहराम नगर ने उसे अपनी गढ़ी यानी किले नुमा मकान में बुलाया था। राजा साहब खेल तमाशे के बहुत शौकीन थे, अगर उनका बस चलता तो अपनी गढ़ी के सामने ही मेला लगवा लेते। खेल तमाशे के सारे इंतजाम हिदायतुल्लाह ही करता था। जब भी राजा साहब को सांप और नेवले की लड़ाई देखना होती तो जोगी रामपाल को बुलवा भेजते। आज सुबह ही सुबह जोगी रामपाल ने हिदायतुल्लाह को अपने दरवाजे पर देखा तो उसकी बाछें खिल गईं। वो समझा कि राजा साहब का बुलावा आ गया है। उसने बड़ी इज्जत से हिदायतुल्लाह को अपने घर में बिठाया और बोला, सब खैर है बाबा? हाँ सब खैर है जोगी, एक काम है तुमसे। हिदायतुल्लाह बराह रास्त मतलब पर आ गया। हाँ बोलो, हाँ बोलो बाबा। वो हमैतन गोश हो गया। तुम जादू का तोड़ जानते हो या सिर्फ सपेरे ही हो? अरे बाबा, सपेरे तो हम खानदानी हैं, पर जादू भी जानते हैं। जादू हमने एक बहुत बड़े सन्यासी से सीखा है। बोलो क्या करना है? जादू का तोड़ करना है और कुछ नहीं करना। जो बोलोगे वो मिल जाएगा, खर्च की बिल्कुल फिक्र मत करना। ठीक है बाबा, किस पर सवार है जादू? क्या उस बंदे को यहाँ लाना होगा? हिदायतुल्लाह ने पूछा। हाँ बाबा, पर जोगी महाराज वो यहाँ नहीं आ सकता। वो क्यों बाबा? जादू के जरिए उसे बांध दिया गया है, वो बावजूद कोशिश के अपने इलाके से नहीं निकल सकता। निकलता है तो उसका दिल बैठने लगता है, फौरन तबीयत खराब हो जाती है, हिदायतुल्लाह ने बताया। फिर तो कोई ज़बरदस्त बंदा है उसके पीछे, कोई खतरनाक जादूगर, जोगी रामपाल ने कहा। बस डर गए जोगी महाराज। जोगी रामपाल ने डरना नहीं सीखा बाबा, हम चलेंगे तुम्हारे साथ, पर जाना कहाँ होगा? यहाँ से 3-4 घंटे का सफ़र है, वो मदारियों की बस्ती कहलाती है। ठीक है, हम चलेंगे, वो मदारी हम जोगी, खूब मुकाबला होगा। ड्राइवर हिदायतुल्लाह ने जब सारी बात नादिरा के गोशे गुजार की तो उसने दूसरे ही दिन उसे मदारियों की बस्ती ले जाने की हिदायत की। हिदायतुल्लाह ने हुक्म की तामील की और जोगी रामपाल को नहर के पुल के करीब बिठाकर खुद मोहसिन राव को बुलाने बस्ती में चला गया। मोहसिन राव घर पर मौजूद था। दरवाजे पर हिदायतुल्लाह को देखकर राखी का माथा ठंका। वो 2-3 माह के अंदर कई चक्कर बस्ती के लगा चुका था। जब वो उसके पास जाने के लिए तैयार हुआ तो राखी ने उसे टोका, कहाँ जा रहे हो? राजा साहब का ड्राइवर आया है, शायद वो राजा साहब का कोई पैगाम लाया है, उसके साथ जा रहा हूं। मोहसिन राव ने बेनियाजी से कहा, यह ड्राइवर कुछ ज्यादा नहीं आने लगा। राखी तंग होकर बोली, दरअसल वो मेरा दोस्त बन गया है, लाहौर आते जाते मुझसे मिलकर चला जाता है। मोहसिन राव ने बात बनाई, अच्छा फिर जल्दी आ जाना, मैं कहीं राह ही ना देखती रहूं। राखी, तुझे मुझसे क्या काम है? मुझे तुमसे कोई काम नहीं है, राखी ने हाथ जोड़ते हुए कहा, बस तुम जल्दी आ जाना। अच्छा ठीक है, मोहसिन ये कहकर घर से बाहर निकल आया। वो दोनों साथ साथ चलने लगे। अभी बस्ती में कोई बात करना मुनासिब ना था, छोटी छोटी गलियां और आमने सामने कच्चे पक्के मकान बने हुए थे, उनकी बात कोई भी सुन सकता था। और जब वो दोनों बस्ती से बाहर निकल आए तो उसने मोहसिन राव से कहा, मैं अपने साथ एक जोगी को लेकर आया हूं। जोगी को? वो क्यों आया है? उसे नादिरा बीबी ने भेजा है और कहा है कि आपको जोगी की हिदायत पर अमल करना होगा। कहाँ है वो जोगी? मैं उसे पुल से ज़रा आगे एक दरख्त के नीचे बिठा कर आया हूँ। फिर जब वो दोनों पुल के उस पार ढलान उतर कर पहुँचे तो जोगी रामपाल उन दोनों का मुंतज़िर था। ये जगह ऐसी थी कि यहाँ किसी की नज़र पड़नी मुश्किल थी। जोगी रामपाल ने उसे बगौर देखा और फिर उसे अपने सामने बैठने का इशारा किया। जब वो बैठ गया तो जोगी रामपाल ने उसकी आंखों में आंखें डाल दीं। चंद मिनट उसने कोई मंत्र पढ़ा और फिर बोला, अपने दिल में किसी परिंदे का नाम सोच लो। सोच लिया, मोहसिन राव ने फौरन कहा। अपनी आंखें बंद कर लो, जोगी रामपाल बोला। कर ली, मोहसिन राव ने कहा। जोगी रामपाल ने फिर मोहसिन राव की आंखों के सामने अपनी एक हथेली की और बोला, आंखें मत खोलना, आंखें खोले बगैर मेरी बात का जवाब देना। क्या तुम्हें मेरा हाथ नजर आ रहा है? नहीं, मोहसिन राव ने जवाब दिया। जोगी रामपाल ने फिर कोई मंत्र पढ़ा और बोला, अब कुछ नजर आ रहा है? जो परिंदा मैंने सोचा था वो सामने बैठा हुआ नजर आ रहा है, मोहसिन राव ने जवाब दिया। ठीक है, अभी आंखें मत खोलना, अभी तुम्हें मेरा हाथ भी नजर आएगा। फिर रामपाल ने कोई मंत्र पढ़ा और पूछा, अब देखो। वो परिंदा गायब हो गया। अब अंधेरा है, अंधेरा छटने लगा। ओह, अब मैं तुम्हारा हाथ देख सकता हूं। शुक्र है बाबा, अब मेरी हथेली में गौर से देखो। मोहसिन राव की आंखें बंद थीं। बंद आंखों से वो जोगी रामपाल की हथेली को गौर से देख रहा था। उसे उसमें हाथ की लकीरों के सिवा कुछ दिखाई ना दिया, लेकिन फिर फौरन ही दो लकीरें धुंधला गईं और एक रोशन तस्वीर सामने आ गई। ये एक जीते जागते सांप की तस्वीर थी। वो कुंडली मारे और फन फैलाए झूम रहा था। बाबा, कुछ नजर आया? जोगी रामपाल ने पूछा। एक सांप नजर आ रहा है जो फन फैलाए हुए है, मोहसिन राव ने जो देखा वो बताया। किस रंग का सांप है? जोगी रामपाल ने पूछा। एकदम काला है और चमकीला, मोहसिन राव ने जवाब दिया। उसके फन को गौर से देखो। ठीक है, देख रहा हूं। उसके फन पर किसी किस्म का कोई निशान है बाबा? हाँ, एक दायरा सा है, मोहसिन राव ने जवाब दिया। गौर से देखो, ये दायरा किसी परिंदे की आंख जैसा है। हाँ है तो, मोहसिन राव ने कहा। बिल्कुल उसी परिंदे की आंख जैसा जो तुमने सोचा था। हाँ बिल्कुल। क्या उस परिंदे का नाम उल्लू है? हाँ जोगी जी। क्या तुम्हें अब भी वो सांप नजर आ रहा है? नहीं। मेरा हाथ दिखाई दे रहा है? वो भी नहीं। ठीक है, अब तुम अपनी आंखें खोल लो। मोहसिन राव ने अपनी आंखें खोली तो उसे कुछ देर तक कुछ नजर न आया। थोड़ी देर तक वो आंखें खोलता और बंद करता रहा, तब जाकर उसकी आंखों की रोशनी बहाल हुई। जाओ बाबा, अब तुम जाओ, उसने मोहसिन राव से कहा। मोहसिन राव फौरन खड़ा हो गया। वो खड़ा हुआ तो उसे चक्कर से आ गए। उसने फौरन हिदायतुल्लाह का हाथ पकड़ लिया। क्या हुआ? हिदायतुल्लाह ने फिक्रमंदी से पूछा। कुछ नहीं, ऐसे ही सर घूम गया था। मोहसिन राव ने मुस्कुराते हुए कहा, अच्छा जोगी महाराज, आप इधर ही बैठें, मैं इन्हें बस्ती तक छोड़कर आता हूं। हिदायतुल्लाह ने कहा, ठीक है जाओ, पर जल्दी आना बाबा, अभी वापस भी जाना है। जोगी रामपाल ने कहा। वो दोनों जाने लगे तो अचानक रामपाल को कुछ याद आया। सुनो बाबा, जोगी रामपाल ने पुकारा। हाँ क्या हुआ जोगी महाराज? इससे पूछो, ये यहां से निकलना भी चाहता है कि नहीं? क्यों मोहसिन साहब, आप क्या कहते हैं? हाँ जोगी जी, मैं यहां से भाग जाना चाहता हूं, फरार हो जाना चाहता हूं, मोहसिन राव ने बेकरारी से कहा। हिदायतुल्लाह, तुमने बताया था कि वो राजमदारी अपने गले में कोई चीज लटकाए रहता है, किसी जानवर का पंजा वगैरह। जोगी रामपाल ने सवालिया अंदाज में तस्किरा किया। हाँ जोगी जी, राजमदारी के गले में उल्लू का पंजा होता है, हिदायतुल्लाह के बजाय मोहसिन राव ने जवाब दिया। बाबा, क्या तुम वो पंजा उसके गले में से निकाल सकते हो? जोगी ने पूछा। काम है तो मुश्किल, फिर भी कोशिश करूंगा, मोहसिन राव ने कहा। शाबाश, अगर तुमने उसके गले से पंजा काट लिया तो मेरा काम आसान हो जाएगा, उसकी ताकत आधी रह जाएगी, मुझे उसे पछाड़ने में आसानी रहेगी, जोगी रामपाल ने कहा। देखो मैं करता हूं कोशिश, मोहसिन राव ने कहा। चलो हिदायतुल्लाह। फिर वो दोनों साथ साथ चलते हुए पुल पर आए। रास्ते में उसने बताया, नादिरा बीबी कल लाहौर जाते हुए तुमसे मिलने आएंगी, इस नहर के पुल पर कल हमारा इंतजार करना। किस वक्त? शाम तो हो ही जाएगी। ठीक है, मैं पुल पर आ जाऊंगा, मोहसिन राव ने वादा कर लिया। हिदायतुल्लाह ने मोहसिन राव के जाने के बाद गाड़ी स्टार्ट की और जोगी रामपाल को बिठाकर बहराम नगर का रुख किया। बहराम नगर पहुंचकर उसने जोगी रामपाल को उसकी बस्ती के नज़दीक उतारा और गढ़ी की जानिब रवाना हो गया। नादिरा उसकी बेचैनी से मुंतजिर थी। उसने जोगी रामपाल और मोहसिन राव की मुलाकात का आंखों देखा हाल कह सुनाया और जो कुछ वहां पेश आया वो भी बता दिया। सारी बातें सुनकर नादिरा ने पूछा, अब जोगी रामपाल का क्या प्रोग्राम है? बीबी, कैसा प्रोग्राम? हिदायतुल्लाह ने वजाहत चाही। मोहसिन को जादू के असर से निकालने का प्रोग्राम, और कैसा प्रोग्राम? वो बता रहा था कि जादू के तोड़ के लिए सख्त मेहनत करना होगी, उसे कई रातें जंगल में रहकर जाप करना होगा, उसके बाद सांप अपना काम दिखाएगा। ये सांप वही होगा जो मोहसिन साहब को जोगी के हाथ में नजर आया था। जोगी रामपाल के अमल के बाद वो जंगल से बरामद होगा। जोगी रामपाल उसे पकड़कर अपनी पिटारी में बंद करेगा और फिर वो राजमदारी के घर की तरफ रवाना हो जाएगा। वो सांप वहां क्या करेगा ये जोगी महाराज ने नहीं बताया, बस इतना ही कहा कि उसके बाद मोहसिन राव आज़ाद हो जाएंगे। अल्लाह करे ऐसा ही हो, नादिरा ने खुश होकर कहा। कितनी रकम मांगता है? वो कहता है कि जो मिल जाएगा वो ले लेगा। तुमने उसे ये तो नहीं बताया कि ये काम कौन करवाना चाहता है? बीबी आप क्या बात करती हैं, मैं भला आपका नाम लूंगा क्या? वैसे उसे इससे गर्ज नहीं है कि कौन मोहसिन साहब के ऊपर से जादू ख़त्म करवाना चाहता है, उसे तो बस पैसे से मतलब है। चलो ये अच्छा हुआ, काम हो जाने पर मैं उसे एक माकूल रकम भिजवा दूंगी, या चाहो तो कुछ रकम पेशगी के तौर पर अभी देती हूँ। हाँ बीबी, कुछ रकम पेशगी दे दी जाए तो अच्छा है, उसकी दिलचस्पी बढ़ जाएगी। चलो ठीक है, नादिरा ने अपना पर्स खोलते हुए कहा, ये लो। वो 100-100 के 10 नोट थे। हिदायतुल्लाह वो रकम जोगी रामपाल को दे आया। 1000 रुपये देकर जोगी रामपाल के चेहरे पर रंग आ गया। फिर जब हिदायतुल्लाह ने उसे बताया कि काम होने पर उसे मजीद रकम मिलेगी तो उसकी खुशी की कोई इंतहा न रही। वो बहुत देर तक हिदायतुल्लाह से उस जादू के तोड़ के बारे में बातें करता रहा।